السلام عليكم ورحمة الله وبركاته. ما شاء الله. الحمد لله. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين والصلاة والسلام على رسول الكريم أما بعد. آپ حضرات کو مبارکبادی دینے کو دل چاہتا ہے. پتہ نہیں کون سی نیکی ہوگی تو اللہ تعالیٰ نے ایسے حال سے گزارا ہے کہ ان کی جو ہے رحمت مغفرت کے بہانے ڈھونڈتی ہے. ہاں ان کی رحمت جو ہے مغفرت کے بہانے ڈھونڈتی ہے. اور عجیب معاملہ ہے, یعنی یہ قابل مبارک ہے, سب مبارکبادی ہے. بھیگتے تو بہت ہیں بارش میں, کتنے فارمر ہیں, ہم خود بھی بھیگے ہوئے ہیں اپنے کھیتوں میں موسلا دھار بارش میں, ہے نی, کھیتوں میں اپنی موسلا دھار بارش میں ہم بھیگے ہیں. اور دنیا میں کتنے فارمر ہیں جو بھیگتے ہیں, لیکن یہ بھیگنے کی نسبت اور ہے, اس بھیگنے کی نسبت اور ہے. تو وہ جو ہے ایک جگہ ایسا اجتماع تھا ملک کا, بہت بہت بڑا اجتماع تھا, تو بارش برسی رات کو ایسے موسلا دھار بارش. تو بارش خود سے برسی ہے کسی نے برسائی ہے, بتاؤ نا, وہ خود سے برسی ہے کہ کسی نے برسائی ہے. اچھا اس کو خبر ہے کہ سب میری نسبت پہ آئے ہیں, تو وہ حبیب بھی ہے اور طبیب بھی ہے. کون؟ اللہ. تو یہ برسی نہیں, اللہ نے برسائی ہے بارش, برسی نہیں اللہ نے برسائی ہے. وہ جانتے ہیں سب بندے ہیں آئے ہوئے. تو حدیث پاک کے مفہوم میں ہے کہ بندہ اپنے کسی عمل کے ذریعے اس مقام کو نہیں پہنچتا جو اللہ مقام دینا چاہتے ہیں, اللہ ناگواریاں لاتے ہیں. اس میں ہمارا امتحان ہے, تو اس پہ شکر ادا کرے. اللہم لک الحمد ولک شکر. پتہ نہیں کون سی نیکی مغفرت کا سامان بن جائے. تو وہ ہوں ہندوستان میں دھولیا میں ایک سیما ہوا تھا بہت بڑا, تو ایسی بارش برسی ہے. تو بعد میں او ایسے ایسے اللہ مربی ہے کہ اچھے اچھے جینٹل مین جو ہے وہ اتنا کیچڑ ہوا کہ وہ چپل ہاتھ میں لیے اور بیگ سر پہ لیے. کبھی زندگی میں نہیں لیا ہوگا نا بیگ سر پہ اور چپل ہاتھ میں, کوئی ٹرانسپورٹ نہیں. وہ پیدل چلے کئی کلو میٹر تک, کیونکہ وہ سب راستہ, تو نیچے جو ہے وہ کنکریاں چبھ رہی تھی, ایکوپنکچر کر رہی تھی کنکریاں, اور سر پہ بیگ تھی اور ہاتھ میں چپل تھے. تو اللہ تعالیٰ نے, اللہ مربی ہے نا, اچھے اچھوں کی تربیت کی. کبھی لیا تھا زندگی میں اور اس کے بعد کسی نے خواب دیکھا ایسا ایک مجمع جا رہا ہے بھیگتے ہوئے. یہ کون ہے کہ وہ اجتماع کے بھیگنے والے جنت کی طرف جا رہے ہیں, اللہ بہانے ڈھونڈتے ہیں. بسم اللہ الرحمن الرحیم. ریسپیکٹڈ برادرز اینڈ ایلڈرز, اور ایلڈر سیز دیٹ وی آل آف یو, آل آف دا برادرز ہو آر ہیئر آر ٹو بی کانگریچولیٹڈ. دیر سم تھنگ اسپیشل ان ایچ پرسن دیٹ اللہ سبحانہ و تعالی میڈ دس کنڈیشن کم اباؤٹ لاسٹ نائٹ. دیر سم تھنگ اسپیشل فار ویچ وی نیڈ congratulations. We need to be given mubarak badi, that Allah subhanahu wa ta'ala, Allah is a tabib also, he's a habib also, he loves us also, and he's our doctor also. Respected brothers, the rain did not come on its own. Did the rain come on its own, brothers? Yeah. The one who made it rain, he knows why we are here, what are we doing here, and he made it rain upon us. The hadith, the mafhum of the hadith, that sometimes a person, Allah Ta'ala brings a condition upon a person, a difficulty in which he makes sabr, and he reaches those stages where through years of ibadat, years of worship, he cannot reach. Allah subhanahu wa ta'ala brings that condition and Allah takes him so far spiritually, so much of progress and advancement. respected brothers, in a certain country, huge ijtima taking place, and great rains like this. It rained at night. Before the Hazrat says that people in the farms also get wet. People in their farms also get wet. They are busy farming and the rains come, they also get wet. But this getting wet and this going through this is for a different reason, not for the reason of farming, for agriculture, but on the basis of our striving for the deen of Allah subhanahu wa ta'ala. In any case, in this ijtima, rains came and people had to walk. There was a lot of mud. So people had to actually walk with their bags on their heads and their shoes, their chambals in their hands. After this, a person sees a dream. Such a gentleman. People of high standing in community. Rich people, different types of people of the community. And they are walking. And for a long period, kilometers they are walking. For a long period of time, they are walking in this condition, going to the ijtima. And a dream is seen in which people wet, walking and walking. And it's been said, these are the people who are going towards Jannat. And so, respected brothers, this is a great... We have to be thankful to Allah Ta'ala. As I say, we have to make shukr to Allah Subhanahu Wa Ta'ala for bringing upon us this. Har mauke ki dua batai hai, Alhamdulillah ala kulli hal. Alhamdulillah rabbil alamin ala kulli hal. Wo phir jo hai, tarbiyat ka bhi nizam hai Allah Ta'ala ka. Murabbi hai. To baz dafa aisa bhi hota hai ke, ek to ye hai uska pehlu. دوسرا پہلو یہ ہے کہ بھئی یہ تو ماشاءاللہ ٹن شیڈ ہے سارے انتظامات ہے تو ہماری نگاہ بھی ادھر ادھر جاتی ہے نا چیزوں پہ اسباب پہ ایسا ہوتا ہے کہ ایسا انتظام ہے کہ کوئی فکر کی بات نہیں ہے تو نگاہ کبھی اسباب پہ جاتی ہے حضرت مولانا الیاس صاحب فرماتے تھے رحمۃ اللہ علیہ کہ مجھے دو خطرے ہیں ایک تو اسباب اور اسباب پہ نگاہ نہ جاوے ہاں اسباب پہ نگاہ نہ جاوے تو وہ صحابہ محفوظ بندے ہیں وہ بھی نہیں بچے وہ ہنین میں کثرت پہ نگاہ گئی معاملہ پلٹ گیا تو ایسے ہی کبھی کبھی ایسا انتظامات پر بھی ایسا ہوتا ہے نا اپنی نگاہ جاتی ہے کہ ماشاء اللہ ایسا انتظام کیا ہے تو اللہ تربیت فرماتے ہیں بخشش بھی فرماتے ہیں اور تربیت بھی فرماتے ہیں کہ تم ان پہ بھروسہ مت کرو بھروسہ کس پہ کرو اللہ پہ کرو ہاں کیونکہ اللہ تعالیٰ نے عرش کے خزانے سے اس امت کو تحفے دیے ہیں عرش کے خزانے سے اس محمد کو تحفے ملے ہیں دعاؤں کے سوغات ملے ہیں یہ دعائیں راست عرش کے خزانے سے آئی ہے عرش سے آئی ہے عرش سے بھیجی گئی ہے اور یہ عرش کا راستہ جانتی ہے اس کو کسی رہبر کی اور گائیڈ کی ضرورت نہیں پڑتی ہے کیونکہ جہاں سے آئی ہے وہاں جانا جانتی ہے عرض سے آئے ہیں خزانے تمام دعائیں جتنے دعائیں ہیں نا عرض سے آئی ہیں تو وہ جو ہے عرض کا راستہ جانتی ہیں تو ان دعاؤں میں ایک دعا یہ بھی ہے اللہم حوالینا ولا علینا کہ اللہ برسا ہم پر مت برسا تو یہ دعا ہے اللہ نے بھیجی ہے ہر وقت کے عمل اللہ نے دیا ہے جتنی میڈیکل میں دوائیاں ہیں میڈیکل اسٹور میں جتنی دوائیاں ہیں اس بات کے دلیل ہے کہ اتنی بیماریاں ہیں میڈیکل اسٹور میں جتنی کیا ہے دوائیاں ہیں اتنی کیا ہے بیماریاں ہیں ایسے جتنی دعائیں اللہ نے عرض سے اتاری ہیں اتنے مسائل فیس کرنا ہوگے تو ان مسئلوں میں کیا ہے کہ اللہ نے دعا اتاری ہے اللہم حوالینا ولا علینا کہ بارش کے وقت میں یہ دعا پڑھ جاوے کیا پڑ جائے اللہم حوالینا ولا علینا تو یہ دعائیں عرش سے آئی ہے تو عرش کا راستہ پہچانتی ہے ہمارے یہاں سلم ایریا ہوتا ہے نا سلم یعنی جو جھوپڑ پٹی کا ایریا ہوتا ہے جھگی کا ایک دن میں گشتوں میں بھی جاتے ہیں تو سنبھل کے چلنا پڑتا ہے کیونکہ وہ تنگ گلیاں ہیں وہ گٹر ہوتے ہیں تو سنبھل کے جانا پڑتا ہے لیکن ان گلیوں سے جھوپڑ پٹی سے جو بچے آتے ہیں چھوٹے چھوٹے مین روڈ پہ مارکیٹ میں دکان لینے کے لیے گروسری شاپ جو کچھ دودھ وغیرہ لینے کے لیے अचानक लाइट फ्यूज हो जाती है, लाइट चली जाती है, तो अंधेरे में भी उछलते हुए जाते हैं गलियों से। ये क्या बात है कि उनके अपने अपने उनके घरों का रास्ता मालूम है, ऐसे इन दुआओं को अर्श का रास्ता मालूम है। तो अल्लाह ने दुआएं उतारी है, तो ये भी देखा जाएगा कि हमने कितनी दुआ का अहतमाम किया। तो अल्हम्दुलिल्लाह पूरा मजमा अल्लाह की तरफ रुजू हो गया था, तो अल्लाह ये भी चाहते हैं ऐसे अजवाब लाते हैं कि मेरी तरफ रुजू हो जाओ, तो उस पर शुक्र अदा करें। अल्लाहुम्मा लकल हम्द व लका शुक्र अला कुल्ली हाल। So we are taught du'as for every occasion. Alhamdulillah ala kulli hal. Thanks to Allah, praise to Allah in all conditions. Allah, we praise Allah in all conditions. Whatever condition Allah Ta'ala puts us through, we praise Allah subhanahu wa ta'ala. Respected brothers, Allah subhanahu wa ta'ala wants to favor us. Alhamdulillah, such beautiful arrangements have been made. Intizam was made for the ijtima'. Structures, different facilities were provided, everything sorted out. So it became easy for us when we came here. We found everything, alhamdulillah, brothers made the intizam, they arranged everything. So due to our weakness sometimes, our gaze goes towards these means and feel that we have become contented, relaxed, that alhamdulillah, everything is okay. So then Allah subhanahu wa ta'ala wants our gaze to go back to Him. Allah doesn't want our gaze to be on these means, on our arrangements. We should not be satisfied and contented with it. So then Allah subhanahu wa ta'ala brings about conditions. Like in Hunain, when a few people, their gaze went towards their numbers, then Allah subhanahu wa ta'ala brought conditions so that the gaze goes back to Allah subhanahu wa ta'ala. So Allah forgives also, and Allah makes tarbiyat also. Allah subhanahu wa ta'ala nurtures us also. And respected brothers, for all occasions, Allah subhanahu wa ta'ala has taught us through Nabi sallallahu alayhi wa sallam different du'as. Because these du'as that we have by us, that we learn in our deen, have come from the treasures of Allah subhanahu wa ta'ala, from the arsh of Allah. And because they come from there, they know their road back to the arsh. That means they get accepted also. That if a person reads a dua on any occasion, then Allah subhanahu wa ta'ala accepts this dua, because from where it comes, it goes back there. The duas come from the arsh of Allah, from the treasures of the arsh of Allah. We've been taught one dua in this condition. Allahumma hawalayna wala alayna. Oh Allah, let it rain around us, not on top of us. Let this rain be beneficial for us, not harmful for us. So this dua, respected brothers, we are taught on this occasion. Let us make this dua. Allah Ta'ala wants us that we make this dua, that when we make this dua, then Allah subhanahu wa ta'ala, our gaze goes to Allah subhanahu wa ta'ala. Our sickness, according to the amount of medication that we will find in the medical stores, in the pharmacies, that's the amount of sicknesses there are. How much of medicine that we have in the pharmacies, according to that, there are so many sicknesses. Like that, for all occasions, for the different difficulties that will come on this ummah, how we have been taught different du'as. Therefore, we should see how we make du'a. Alhamdulillah, the whole majmaya, when we were affected with the conditions last night, our attention turned to Allah subhanahu wa ta'ala. We started making du'a. And this du'a goes directly back to Allah subhanahu wa ta'ala. As it gives an example, there are sometimes in certain areas where there are small alleys where people have to go through, which have gutters on the side. So very carefully people have to walk through these alleys. Sometimes it happens that the lights go, but a person who has to go to his shop or to whichever place he's going, he knows the alleys so well that he doesn't make a mistake, he doesn't tramp on the wrong place. He goes directly to his place. Like this, these du'as, respected brothers, they came from the arsh of Allah. They will go back and be accepted by Allah. We have to learn these du'as and make these du'as. Allah give us tawfiq. Ek nawab sahab the, nawab. Bahut maal wale aur bahut zameen wale. Oh, dabdaba tha us basti mein unka. Nawab rahe hain. Unki aadat thi ki jab wo nikalte the shahar ke liye ghumne ke liye, तो चार आदमी बैठे हैं, चार छः आदमी बैठे हैं किसी नुक्कड़ पे, तो वहाँ करीब जाते थे, एक को ऐसा खड़ा करते थे पकड़ के और एक थप्पड़ देते थे, थप्पड़ लगावे, تو بہت, ایک تو تھپڑ کی تکلیف اور ذلت, تھپڑ ملتا تھا اور ذلت ملتی تھی. لیکن بعد میں پھر اپنے محل پہ جا کے جو ہے بنگلے میں جاتے تھے, اس کو اپنا آدمی بلا کے بھیج کے بلا لیتے تھے, اے عبداللہ ٹھیک ہے میں نے مارا, وہ برا مت مان, اس کے بدلے میں تجھے میں ایک پانچ یعنی ایک دو ایکڑ زمین دیتا ہوں اور یہ 5,000 روپے اس کے انعام دے دیتا ہوں اس کا بدلہ. تو لوگوں میں بات چل پڑی کہ نواز صاحب کے تھپڑ کی کیا ہے یہ, یعنی اس کا ریٹرن ہے, اس کی قیمت ہے کہ ایک دو ایکڑ زمین ملے گی اور 5,000 روپے ملیں گے. تو اب جب نواب صاحب راؤنڈ لگانے لگے تو ہر آدمی کیا چاہے گا کہ تھپڑ میرے گال پہ پڑے. ہائے ہائے اللہ اللہ, ہمیں کیا خبر ہے, ہمیں کیا خبر ہے. اس پر جو انعام اللہ نے مرتب کیا ہوگا, اگر ہمیں اس کی خبر ہو جائے تو ہم روزانہ تمنا کریں گے, ایسے روزانہ تمنا کریں گے. بہت شکر ادا کریں. وہ اللہ ہے, اس کے بہانے ہیں, اس کی رحمت بہانے ڈھونڈتی ہے. اللہ تعالی ہمیں خوب جمنے کی اور اس پہ شکر کرنے کی توفیق عطا فرمائے. As it gives an example, there is a very important person, influential person, a rich person in a locality, what we will say in our terms a big shot. So he used to have this habit that he used to go out and he sees a few people sitting, he'll pick anyone from them and slap him. Now to just be for no reason to be slapped, of course a person, this is an insult, it's a disgrace besides the pain of the slap. But then afterwards to recompense, to repay this person that he underwent this difficulty, this slap and the disgrace, humiliation in front of his friends, is to give him a sum of money and a piece of land also. So when this, the people came to know about this, that this person, this big person goes around, influential person, he slaps people and then he afterwards gives them money, a big sum of money and a big piece of land. Next time he takes his rounds in the town, everybody presents himself for a slap. Why, respected brothers? Because he wants to collect that gift of money and land. This is an example that Hazrat is giving to explain to us that Allah subhanahu wa ta'ala puts us through difficulties because Allah wants to give us. Hazrat says, we don't understand how much Allah wants to give us. Allah ta'ala puts us through, how can we say it? It's a difficulty. But there's little bit that Allah has put us through. Thus Allah ta'ala wants to give us much more on it. Therefore, respected brothers, we should actually appreciate we should make shukr that Allah subhanahu wa ta'ala brought this and we should be steadfast in all conditions. Allah hum sab ko qubool farmawe. Allah accept us all. Aur hume jamne ki taufeeq ata farmaye. Aur zara piche wale hazrat agar yahan majme mein aa jaye تو قربانی کے ساتھ آئے ہیں, گھر چھوڑا ہے, اپنا کاروبار چھوڑا ہے, اپنے بیوی بچے چھوڑے ہیں, اپنے کمفرٹ جو ہے یعنی بیڈ چھوڑے ہیں, سارے کنڈیشنز ہیں نا, تو یہ ذرا آ کے جو مجلس میں جڑ جاوے مجلس میں, اس لیے کہ جو وعدہ ہے وہ مجلس پر ہے, آواز پہ نہیں ہے. آواز تو یہاں سے باہر اگر آپ نے کنیکشن دیا نا تو امریکہ میں بھی پہنچے گی, ہے نا. آج کل نئی ٹیکنالوجی کے اعتبار سے یہ بین, لیکن وہ آواز پر وعدے نہیں ہیں. کس پہ وعدے ہیں بولو؟ مجلس کے ختم پہ فرشتہ اعلان کرتا ہے. وہ سردی میں, ہمارے کڑاکے کی سردی میں, وہ کڑاکے کی سردی میں وہ جو ہے نا وہ جلاتے ہیں, الاؤ سلگاتے ہیں اور اس پہ سینکتے ہیں. تو ایک آدمی دور کھڑا ہے تو اس کو بولے بھائی قریب آ جا, تو مجھے نظر آ رہا ہے. تو نظر آنے سے کیا اس کو گرمی ملے گی؟ ایسے آواز نہیں آ رہی. یہاں آنا ہے مجلس میں, اس پر وعدے ہیں. تو اپنے وقت کو جب فارغ کیا ہے تو اس کو وصول بھی کرنا چاہیے. اسے تمام لوگوں سے درخواست ہے کہ آ کے مجلس میں جڑ جاوے. Brothers who are sitting at the back, our guest is requesting, please brothers who are sitting in the second and third structures, please come forward. And as it is saying that we have left our homes, we have left our businesses, we have made that sacrifice of coming here to get the promised reward of participating is when we will connect ourselves to the gathering. The promises of reward is not if we can hear the voice. Like that with today's technology, the voice, if there's some connection made, whether it's with phone or whatever, it can be heard in other countries. But the reward that we will get is for joining the gathering. MashaAllah, brothers who are sitting at the back, request has been made to you, inshallah. Second structure, third. Some movement, inshallah, from there. Out of respect for our guests, making a request from the front here. Brothers from there, inshallah, can move a little bit forward, inshallah. MashaAllah, few brothers are coming. MashaAllah, more brothers come forward, inshallah. Sami'ana wa ata'ana, yeh hai, mizaj, ummat ka. See, we should have this. Sami'ana wa ata'ana, we hear and we obey, inshallah. Brothers, come forward, inshallah. Aur jo aage badhta, Allah usse aage badhate. Allah hame jannat mein bhi aage badhne wala banave. Who goes forward, Allah will take him forward. Inshallah, Allah will take us forward towards Jannat. MashaAllah, brothers are coming. Few more brothers, inshallah. Yeh hai, sami'ana wa ata'ana. A person, there's a fire lit so that people can gain warmth. One person is standing far. We tell him, come closer so you can get the heat of the fire. He says, no, I can see it. I can see it. As I says, this, he won't get the warmth. He can see the fire, but he can't get the warmth. So, mashallah, brothers, come closer, inshallah. Then we'll get the benefit of the gathering, inshallah. Nuru Sharif parla. Allahumma salli ala Muhammad wa ala ali Muhammad. كما صليت على إبراهيم إنك حميد مجيد اللهم عليك بسم الله الرحمن الرحيم میرے دوستو بزرگوں ہمیں بات اپنے اندر اتارنی اچھی طرح خوب اندر اتارنی ہے دلوں میں جمانی ہے کہ اللہ پاک نے ہم سب کو اپنی آخرت کے بنانے کے لیے دنیا میں بھیجا ہے خوب سمجھنا ہے کہ اللہ نے دنیا میں ہمیں ٹائم پاس کرنے کے لیے نہیں بھیجا ہے اللہ نے دنیا کی زندگی اپنے آخرت کے بنانے کے لیے ہمیں دی ہے الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا اس بات کو اپنے دلوں میں جمانا ہے کہ دنیا یہ گزرگاہ ہے محنت کی جگہ ہے محنت کی جگہ ہے یہ قرار کی جگہ نہیں ہے یہ محنت کی جگہ ہے عمل کی جگہ ہے اور آخرت جو ہے بدلے کی جگہ ہے اللہ تعالیٰ نے ہم سب کو دنیا میں اپنی آخرت کے بنانے کے لیے بھیجا ہے تاکہ آخرت کی عبدالآباد زندگی میں ہمیں کامیابی ملے اس کامیابی کے لیے اللہ تعالیٰ نے آسمان سے اپنا پاک دین اتارا ہے اور یہ فیصلہ اللہ تعالیٰ کا ہے یہ فیصلہ ہے قطعی فیصلہ ہے کہ کامیابی بندوں کو صرف دین کے راستے ہی سے دیں گے اس کے علاوہ کسی کو کہیں سے کامیابی نہیں ملے گی یہ فیصلہ ہے کہ اللہ نے آخرت کے بنانے کے لیے بھیجا ہے کامیابی کے لیے بھیجا ہے کامیابی حاصل کرنے کے لیے اور کامیابی کے لیے اللہ نے ضابطہ بنایا ہے کہ جس کے زندگی میں دین ہوگا اس دین کے راستے سے اللہ بندوں کو کامیاب کریں گے کامیابی دیں گے اس کے علاوہ کسی راستے سے کامیابی نہیں دیں گے بسم اللہ الرحمن الرحیم نحمد و نصلی علی رسولہ الکریم As it says that I'm going to say a few things we have to make an effort that it enters our heart it must settle in the depths of our heart The first thing is that Allah subhanahu wa ta'ala has not made this world for no reason There's a purpose behind the creation of this world and our coming into this world and that is to prepare and for our akhirat to make our akhirat alladhi khalaqa al-mauta wal-hayata liyabluwakum ayyukum ahsanu amala this life and death Allah has created so that we can prepare for the akhirat by doing good actions this world is temporary it is a place of making an effort and doing actions The akhirat, the year after, is the place where we will be rewarded. We will be given the reward. And successful will be that person who brings deen in his life. Because Allah subhanahu wa ta'ala has revealed deen, sent deen in this world to make us successful. And this is the decision of Allah, that success will only come about by deen. The person who has deen in his life, he will be successful. And he will be successful in this world and in the year after. So that's why Allah subhanahu wa ta'ala has placed us in the world. Dunya ye dajal hai, isme aine Allah ta'ala se bhula dene wale azbab hai. Dajal, aine aankhon ko khaira karne wale cheez. Allah se ghafil karne wale cheez, wo dajal hai. Uska bada guru dajjal hai. To dunya dajal hai. To bahut chaukanna rehna hai. कि हम इस दलदल में फंस न जावे, फिसल नहीं जावे. ये फिसलने की जगह है, ये अपने मकसद से हटाने वाली चीज़ है, आँखों को खैरा करने वाली चीज़ है. एक साहबी ने पूछा, या अल्लाह के नबी, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ईमान वालों में अकलमंद कौन है, समझदार और दाना कौन है? तो जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जवाब दिया, जैसा खुलासा यह है कि ईमान वालों में अकलमंद वो है जो अपनी मौत को याद रखे और मरने के बाद की ज़िंदगी की तैयारी कर लें. ये फाइनल स्टेटमेंट है, ये आखिरी बात है कि अकलमंद वो है जो मौत को याद रखे और मरने के बाद की ज़िंदगी की तैयारी कर लें. हम सब को मरना है. दुनिया में ऐसे बदबخت और महरूम बदनसीब मिलेंगे जो खुदा की ज़ात का इनकार करते हैं लेकिन मौत का कोई इनकार नहीं करता. हम सबको मरना है, और हमारा ईमान है कि मरने के बाद की एक तब लंबी ज़िंदगी है, अब्दुलाबाद की ज़िंदगी है. यहाँ की मेहनत पर अल्लाह ताला आखिरत की कामयाबी का इनशा रखा है, और यहाँ गलत ज़िंदगी पर आखिरत की हमेशा की क्या है, नाकामी है. तो कामयाबी के लिए अल्लाह ने दीन उतारा है. अब हम सब बंदों के ज़िम्मे हैं कि मेहनत करके अल्लाह ताला का वो दीन अपनी ज़िंदगी में लावे. This world is a place of deception. It deceives us. What we see deceives us. It makes us forget Allah subhanahu wa ta'ala. It is a place where we can slip very easily. That's why we have to be aware of every step we take. We should be intelligent. We should be aware all the time and see which direction we are going in. A sahabi radiallahu anhu asks Nabi sallallahu alayhi wa sallam, from the believers, who is an intelligent person? Nabi sallallahu alayhi wa sallam mentions to the effect that an intelligent person is the one who remembers death and prepares for death. So this is an intelligent person. Respected brothers, there are people in the world, unfortunate people, who do not believe in Allah, who do not believe in the existence of Allah, who refute the existence of Allah. But there's no single person who refutes the existence of death. We all know we are going to die. Every person knows he's going to die. That's why we are told an intelligent person who is a person who prepares for death and a person who does good actions. He lives his life according to deen. He is a person who's preparing and he is a person who will be successful in the year after. Deen ke alawa kamyabi ka sochna ये धोखा है, क्योंकि फैसला अल्लाह का है कि हम अभी दीन ही के रास्ते से देंगे. वो कामयाबी क्या है, इसकी डेफिनेशन भी बताई कि कामयाबी क्या है. तो इंसान भी कामयाबी चाहता है, किन कामयाबी के सोचने में फ़र्क है. अल्लाह ताला ने जिस कामयाबी का वादा किया है, जो हकीकी कामयाबी है, कि फमन ज़ुहज़िया अन्नार वउदख़िला अल-जन्ना फ़क़द फ़ाज़, ये फैसला है कि जो जहन्नम से बचाया गया और जन्नत में दाखिल कर गया, फ़कत फाज, वो है कामयाब. अल्लाह के फैसले में इसके अलावा कोई कामयाबी नहीं है. फिर दुनिया में जो कामयाबी के नक्शे नज़र आते हैं, जिसके पीछे इंसानियत चल रही है, वो क्या है? फरमाया, कामयाबी नहीं, कामयाबी का धोखा है. अल्लाह ने कलाम पाक में इसको भी बताया है कि एक प्यासा आदमी सहरा में चल रहा है, कसराब बकिया दिन, एक प्यासा सहरा में चल रहा है, उसको दूर से झील नज़र आती है, पानी का तालाब और झील नज़र आती है. तो प्यासा उस तालाब में चल रहा है, चल रहा है, चल रहा है. आम सड़कों के बनिस्बत यानी जो है सहारा में चलना बहुत मशक्क़त का होता है. उसको प्यास लगी है, सामने पानी नज़र आता है, वो चलता है, चलता है. पानी नहीं होता, पानी का धोखा है, शराब कहते हैं उसको. तो वो फिर चल रहा है, फिर चल रहा है, तलब پیاس ہے اور پانی نظر آ رہا ہے, وہ جیسے چلتا ہے وہ دور دور ہوتا جاتا ہے, ہاتھ کے چلتے چلتے تھک کے چور ہو جاتا ہے, اور سورج کیا ہو جاتا ہے, غروب ہو جاتا ہے, اور سارے نقشے ختم ہو جاتے ہیں, محروم ہوتا ہے وہ, تھک کے چور ہو گیا, پانی نہیں ملا کہ پانی تھا ہی نہیں, ہو سورج غروب ہو گیا, سارے نقشے ختم ہو گئے. ایسے ساری انسانیت جس کامیابی کی پیچھے چل رہی وہی دھوکہ ہے, جس کو اللہ نے بتایا وہ چل رہی کامیابی نہیں, کامیابی کا دھوکہ ہے. اور انسان چل رہا ہے, چل رہا ہے, چل رہا ہے, اور زندگی کا سورج کیا ہو جاتا ہے بولو, غروب ہو جاتا ہے, اور یہ حسرت کا نمونہ بن جاتا ہے. نہ خدا ہی ملا, نہ وصال صنم, نہ ادھر کے رہے نہ ادھر کے رہے, یہ دھوکہ ہے. اس دھوکے سے نکالنے کے لیے اللہ تعالیٰ نے اپنے معصوم بندوں کو بھیجا, یہ دھوکے سے بچے, اور حقیقی کامیابی کے لیے اپنے نبیوں کے راستے سے دین دیا ہے, دین اتارا ہے. ہماری ذمہ داری ہے کہ ہم سب دین پہ چلیں. So there is no success in any other way but the way of deen. Success can only be gained through the deen of Allah subhanahu wa ta'ala. This is a decision of Allah subhanahu wa ta'ala. There's no two ways about it, respected elders and brothers. Allah subhanahu wa ta'ala says, فَمَنْ زُحْزِحَ عَنِ النَّارِ وَأُدْخِلَ الْجَنَّةَ فَقَدْ فَازَ. Who is saved from Jahannam and who is entered into Jannat, he is the one who is successful. Besides that, everything else is a deception, respected brothers. Today in the world, people are looking for success. They are deceived. They are running after success in different ways. But all of this is a deception. The beautiful example is that of a thirsty person, a person who is thirsty. He's in need of water. He's thirsty. And he's traveling, he's walking in a desert. We know to walk in a desert is much more difficult than walking on a normal road. So as he's walking in the desert, with a lot of difficulty, he's thirsty. Ahead of him, he sees water in front of him. And thinking that to be water, he makes an effort to go there and reach that water. As he goes, it goes further. The water goes further. The water, what seems, looks to him like water, what seems to be like water. We know, respected brothers, it's not water. It's a mirage. It is the reflection of the sun on this desert that is making it look like water. And he continues making an effort to reach this water. He's thirsty. A lot of difficulty he's trying and he's going forward. And as he's trying and trying, he doesn't reach this water. And suddenly the sun sets. And when the sun sets, that entire scene of water, that hope, suddenly dissolves. It's gone from there. It disappears, respected elders and brothers. In the same way, in this world, people are looking at different ways of gaining success and hoping and looking and looking and trying and trying, and suddenly death will come and all of that will disappear from the horizon. Respected elders and brothers, that is a deception. That's why to take us out of this deception, Allah subhanahu wa ta'ala sent the Anbiya alayhimu salatu wassalam, His chosen servants, protected servants, He sent them with the beautiful deen, that if a person lives according to deen, then he will gain true success. So is deen pe jo chalane ki jo taqat hai, wo yaqeen ka sarmaya hai. یعنی آدمی یقین کے بغیر دین پہ چل نہیں سکتا. جس طرح گاڑی ہے, ٹوئٹا ہے, مرسیڈیز ہے, بہت اعلیٰ قسم کی گاڑی ہے, تو اس کے چلنے کے لیے ایندھن لگتا ہے, پیٹرول. کیا لگتا ہے کہ اس کے اوپر چل نہیں سکتے. ایسے آدمی یقین کے بغیر دین پہ چل نہیں سکتا. اچھا, یہ گاڑی کا پیٹرول جو ہے اس کے ڈکی میں ہے 100 لیٹر, 20-20 لیٹر کے 5 کین اس کے ڈکی میں ہیں, اور 20-20 لیٹر کے 5 کین اس کے کیریئر پر ہے. کتنا ہو گیا بولو, کتنا ہو گیا, 200 لیٹر. ٹنکی خالی ہے اس کی, ٹنکی خالی ہے, گاڑی چلے گی کہ کیا بات ہے, 200 لیٹر پیٹرول ہے, جگہ پہ نہیں ہے. ایسے یقین کیا محل جو ہے نا, وہ انسان کا کیا ہے, دل ہے, دل. تو یہ دعوت کی مبارک محنت اسی یقین کے بنانے کے لیے ہے. جتنے اعمال ہیں کہ آدمی یقین کے بغیر چل نہیں سکتا. حضرت لقمان علیہ الصلوۃ والسلام کی اپنے بیٹے کو نصیحت ہے, فضائل صدقات میں دیکھ لینا, بہت سے نصائح کے اس میں ایک نصیحت ہے کہ بیٹے جس کا یقین کمزور ہوگا اس کا عمل بھی کیا ہوگا؟ کمزور ہوگا. جس کا یقین مضبوط ہوگا پختہ اس کا عمل بھی پختہ ہوگا. دعوت کے جتنے اعمال ہیں دوستو برگو اس یقین کے بنانے کے لیے ہے. اس لیے خوب محتاج بن کر ہم سب یقین کے بغیر دین پہ چل نہیں سکتے, اور اس یقین کے بنانے کے لیے دعوت والے اعمال کا اہتمام کرنا ہے تاکہ یقین ہمیں اللہ کے دین پہ چلائے گا, اور جب دین پہ چلیں گے تو دنیا میں اللہ اس کی برکتیں دیں گے اور آخرت میں اللہ تعالیٰ بڑے بڑے بدلے دیں گے. اللہ اس کا یقین عطا فرمائے. آمین. Respected brothers, what will make us practice on deen and live our lives on deen is yaqeen, conviction. Conviction is what will make us practice on deen, the yaqeen in our hearts. Just like a car, the best of cars, respected brothers, if what will make it move is petrol. The petrol is the means of it moving. And if he has petrol, a person has petrol, but it is not in the tank. He has 200 liters. The capacity, the tank takes 60, 70, 80 liters, 100 liters. He has 100 liters in his boot and 100 liters placed elsewhere at home, for example. But this, the tank is empty, then this car will not move. Why? Because the petrol is not in the tank, it's not in its place. In the same way, respected brothers, yaqeen, the place of it is the heart. So we have to make an effort to bring yaqeen and conviction, strong belief into this heart. Then inshallah it will be easy for us to obey the commands of Allah subhanahu wa ta'ala. And advises Luqman Hakim, gives his son he gives him many advices. We can read it in Fazail-e Sadqat. Amongst them, one of the advices is, oh my son, according to the yaqeen that you have, that's the actions that you will perform. If your yaqeen is strong, your belief in Allah subhanahu wa ta'ala, your actions will be good. If your yaqeen is weak, your actions will be weak. Therefore, respected elders and brothers, through the a'mal of da'wat, we have to make an effort on our yaqeen. When we will make an effort on our yaqeen, it will become easy for us to obey the commands of Allah, to live our lives on deen. When we will live on our lives on deen, then we will see the barakat of it in this world, blessings in this world, and everlasting success in the year after. تو نیت کر لے گا انشاءاللہ, یقین کو بنانے کی محنت میں لگیں گے انشاءاللہ. So let's make an intention inshallah. We're going to make an effort to rectify our yaqeen, to strengthen our yaqeen, our conviction. کرتے نیت انشاءاللہ. پہلا یقین اللہ کی ذات کا بنانا ہے. پہلا کس کا یقین؟ اللہ کے ذات عالی کا یقین. اللہ خالق ہے, اللہ کی ذات کا یقین, اللہ کے صفات کا یقین, اللہ کی قدرت کا یقین, اللہ کی طاقت کا یقین. ایک اللہ ہے, تن تنہا ہے, اکیلے ہیں, پوری کائنات کے خالق ہیں, اللہ کے سوا تمام مخلوق ہے, اللہ کائنات کے مالک ہیں, اللہ کے سوا تمام کائنات کی ہر شے اللہ کی مملوک ہے, اللہ رازق ہے, اللہ کے ماں سوا تمام مرزوق ہے. یقین بنانا ہے. اللہ سے سب کچھ ہوتا ہے, اللہ کے غیر سے کچھ نہیں ہوتا. نفع نقصان, عزت ذلت, زندگی موت, حفاظت ہلاکت, صحت بیماری, روزے رزق کس کے قبضے میں بولو؟ اللہ کے قبضے میں ہے. اللہ کے علاوہ کسی کے قبضے میں کچھ نہیں. لا الہ الا اللہ. So firstly we have to make an effort that yaqeen comes into our heart regarding the dhat of Allah, the being of Allah subhanahu wa ta'ala, that who is Allah, and then his sifat, his qualities, his power. This conviction has to come into our hearts. We have to make an effort for it. We have to understand that Allah is one and he is our khaliq, he is the creator. He has created everything. Besides him, everything else is his creation. And Allah is Malik, he's the owner, the controller. Besides him, everything else is in the ownership of Allah, is possessed by Allah subhanahu wa ta'ala. Allah is Raziq, he is the provider. Besides him, everything else is Marzuq. Everything gets the provision from Allah subhanahu wa ta'ala. Everything happens through the permission of Allah subhanahu wa ta'ala. Respect and disgrace is in the hands of Allah. Benefit and harm in the hands of Allah subhanahu wa ta'ala. All conditions in the hand of Allah, in the hands of Allah subhanahu wa ta'ala. This is the meaning of La ilaha illallah. We have to make an effort that this yaqeen enters our heart. Mere dosto bargo, yani mehnat karke hum sab mohtaj hai, hum sab se mutalba hai. Mehnat karke yani basic minimum itna yaqeen banana hai hame. Hame apne dilon ke andar mein rasikh karna, rasikh itna yaqeen banana hai. کہ اتنا یقین بنانا ہے کہ ہمارا دل اللہ کے غیر سے ہونے کی بات کو قبول نہیں کرے. اللہ کے غیر سے ہونے کی بات کو کیا کرے؟ قبول نہیں کرے, ریفیوز کرے, انکار کرے. اتنا یقین ہم نے محنت کر کے بنانا ہے کہ بھلا اللہ کے غیر سے کیسے ہو سکتا ہے؟ اللہ کے غیر تو مخلوق ہے, مخلوق بنی ہوئی ہے, مخلوق سے کیسے ہو سکتا ہے؟ یعنی اتنا یقین میں نے آپ نے محنت کر کے بنانا ہے بنیادی طور پہ, بیسیکلی. اس کی مثال سے سمجھیں, مثال سے ہم سمجھیں کہ ایک آدمی ہے جس کے دونوں پیر کٹے ہوئے ہیں, دونوں پیر کٹے ہوئے ہیں, دونوں ہاتھ کی انگلیاں جو ہے نا ایسی یعنی مڑی ہوئی ہے, اکڑی ہوئی ہے, فنکشن بھی نہیں کرتی. اس کے گلے میں ایک ڈبہ ہے, اس کو ایک بچہ گاڑی پہ ڈھکیل رہا ہے, اس کے گلے میں ڈبہ ہے, بھیک کے پیسے لوگ ڈبے میں ڈالتے ہیں کیونکہ اس کے اندر میں پیسوں کے پکڑنے کی بھی نوٹوں کے یعنی اس کی ہمت نہیں ہے, اس کی طاقت نہیں ہے, تو اس کے گلے میں ڈالتے ہیں, گلے میں ڈبے میں ڈالتے ہیں راست. ایسا معذور آدمی اپاہج کہ جس کے دونوں پیر کٹے ہیں, جس کے ہاتھ فنکشن نہیں کر رہے ہیں انگلیاں, ایسے آدمی ہمیں آ کے کوئی خبر دے کہ بس اسٹینڈ پہ ایسے لنگڑے معذور آدمی نے دوسرے معذور لنگڑے کو سہارا دے کے بس میں چڑھا دیا, کیا کیا؟ اس لنگڑے معذور آدمی نے دوسرے معذور آدمی کو سہارا دے کے کیا کیا؟ بس میں سوار کر دیا. ہم قبول کریں گے کہ بالکل نہیں, ہرگز نہیں, کیسی بات کرتے ہو صاحب؟ جو آدمی خود بس میں سوار ہونے میں دوسرے کی مدد کا محتاج ہو, دوسرے کے سہارے کا محتاج ہو, وہ دوسرے کا سہارا کیوں کر بن سکتا ہے؟ تو جو مخلوق اپنے وجود میں, اپنے بقا میں, اپنے فنا میں اپنے بنانے والے کے محتاج ہو, وہ کیوں کچھ بھلا نفع نقصان پہنچا سکتی ہے؟ لا الہ الا اللہ. اتنا بنیادی یقین میں نے آپ نے محنت کر کے بنانا ہے. Respected brothers, we need to make an effort. We are weak, we need to make an effort. Do we have to continue making this effort on our yaqeen, on our conviction? Till our yaqeen, our conviction becomes such in our hearts, respected brothers, that our hearts refuse to accept that anyone besides Allah can do anything. To that level, where our hearts refuse to accept that anyone besides Allah can do anything, that ghayrullah can do nothing, this our hearts have to have yaqeen of. For an example, there is a person, just to make us understand through an example, that there is a person, we might have seen a person like that also, who's extremely disabled to this extent that his legs are cut off. He doesn't have legs. And his hands do not function. His hands are straight, his fingers are tied together. They do not function. He cannot hold anything, he cannot do anything. And a child is pushing him on a trolley, he's pushing him. And he has a tin or some container in his lap. And he's begging like this here. He cannot even hold the notes with his hand. People give him money, he cannot hold it because his hands are not functioning. People just throw into this container and that's how he begs. Now if somebody comes to us and tells us that this person who doesn't have legs, whose hands do not function, who we know begs in that manner, he helped a person who is like him to board a bus at the bus stop. Will we accept it, respected brothers? No. We will say it's impossible. This person who is so disabled, How can he help another person who's like him to board a bus, to get onto a bus? Respected elders and brothers, in the very same way we have to understand that all the creation of Allah subhanahu wa ta'ala, whose coming into existence, their remaining in existence, and their existence terminating, and their being destroyed, is all dependent on Allah subhanahu wa ta'ala. How can they have effect? How can they do anything? How can they have any effect? Thus, our hearts have to refuse that it is not possible for anyone besides Allah to do anything, because they are totally dependent on Allah subhanahu wa ta'ala. How can they do anything on their own? How can they have any effect? This is what is the meaning of La ilaha illallah. Mera jo dosto, hame Allah ta'ala se yakeen mana mohabbat karni hai. Allah ta'ala se aisa attachment ho hamara. Aisa attachment, aise laga ho, jaisa ek bachche ke apne maa ke saath hota hai. Bachcha bahut maa se zyada bahut attachment hota hai. Uska attachment maa se hota hai. माँ जो है किचन में अपना आटा गूंद रही थी, इज एंगेज आटा गूंद रही थी. बच्चे ने आके लाडले ने जिद की, मुझे लड्डू चाहिए. तो माँ अपने चूँकि काम में मशगूल थी, तो उसने जो है अपने बच्चे की फूफी यानी अपने ननंद शोहर की बहन को बुलाया. यानी बच्चे की कौन है? फूफी है. कि ज़रा मुन्ने को लड्डू दे दे. वो ले गई चमकार के, उसको इनकार किया तुझसे नहीं लेना. फिर आके इसको जिद करने लगा, तो माँ ने, वो कहते नहीं ले रहा है. उसकी फूफी ने आके कहा, तो माँ ने अपने उसकी बहन आई थी बच्चे की खाला, उसको कहा जा मुन्ने को लड्डू दे दे, मैं काम में हूँ. वो ले गई चमकार के, उसको इनकार किया तुझसे नहीं लेना. फिर आ गया, मुझे लड्डू चाहिए. तो फिर उसने अपनी बेटी को बुलाया यानी बच्चे की यानी बहन को, इसको लड्डू दे दे. वो ले गई चमकार के, उसको इनकार किया. तो सब ने आके शिकायत की, जिद्दी है. कैसा है? जिद्दी है. तो फिर लड्डू के लिए इशरार करने लगा. तो माँ जाहिर में गुस्सा बताती है. क्या बताती है? गुस्सा. लेकिन अंदर में बहुत बड़ा फख्र होता है. जाहिर में गुस्सा बताती, बहुत जिद्दी है और शरीर है. अंदर में फख्र होता है कि मुझे मालूम था मेरा मुन्ना मेरे से किसी से नहीं लेगा. आसमान की आंखों ने यह मंजर देखा. आग सुलगाई गई है, कपड़े उतारे गए हैं, हाथ पैर बांधे गए हैं और आग में डालने की तैयारियां हो रही हैं. इस मंजर को देखकर आसमान पे खलबली मची फरिश्तों की दुनिया में. ए अल्लाह, ये क्या, ये तेरे खलील के साथ क्या हो रहा है? क्या इरादा है? हमें हुक्म दे, हम तेरे जाके खलील की मदद करें. अल्लाह ने फरमाया, हुक्म नहीं, जाओ तुम पेशकश करो, वो कबूल कर ले तो उसकी मदद करो. तो हवा के फरिश्ते ने आके कहा, ए अल्लाह के खलील, कहो तो हवा चला के आग को मुंतशिर करूँ. तो खलीलुल्लाह का एक हुक्म, अल्लाह का हुक्म है, हुक्म के आगे रुका इनकार नहीं, कि नहीं आपके मुतालबे पर है कि तुमसे कोई हाजत वाबस्ता नहीं है. वापस किया. फिर बारिश के फरिश्ते आए. कौन बारिश के फरिश्ते? बोलो हजरत, हमें मालूम होना चाहिए दोस्तों. हाँ, ये इतनी यानी पुख्ता बात है कि हमारे बच्चे बच्चों को मालूम होना चाहिए. बारिश के फरिश्ते कौन? हजरत मीकाईल अलैहिस्सलाम. कितने बड़े फरिश्ते हैं, कितने बड़े फरिश्ते हैं. किताब में लिखा है कि सात समंदर का पानी उनके सर पे डाला जावे, एक कतरा भी नीचे नहीं आवेगा. कितने बड़े फरिश्ते. तो मीकाईल इतने बड़े हैं कि समंदर का पानी भी उनके सर के नीचे नहीं छलकेगा. तो उनके बनाने वाले अल्लाह कितने बड़े होंगे, अल्लाह कितने बड़े होंगे. जिब्रील एक फरिश्ते हैं कि जिनकी ताकत की है कि कौम लूत जो 12 लाख की आबादी थी, उसको जब अजाब देने का इरादा किया तो 600 पर है उसमें से एक पर को जो है ना यूँ ऐसा नीचे ज़मीन के अंदर डाला और उस आबादी को काटा. 7 आबादियों पे यानी कॉलोनीज पे मुश्तमिल थी वो 12 लाख की आबादी. और ऊपर ले गए, ऊपर ले गए, पर का आखिरी हिस्से से काट के ऊपर ले गए. इतना ऊपर ले गए कि पहले आसमान के मखलूक ने कुत्तों के भूखने की और मुर्ग के पुकारने की आवाज़ सुनी, वहाँ से पलट दिया. तो जिस जिब्राइल के पर में इतनी ताकत हो, उसके बनाने वाले अल्लाह कितने ताकत वाले होंगे, हमें पहचाना नहीं है, हमें पहचाना नहीं दोस्तों, समझे. تو یہ ہے کہ وہ جب میکائل آئے, میکائل علیہ السلام, وہ اللہ کے خلیل کہ جی میکائل کہوں تو بارش برسا کے آگ کو بجھا دوں. ایک ہی سوال, اللہ کا حکم ہے کہ اللہ کا آپ کے مطالبے پہ ہے, تم سے کوئی حاجت وابستہ نہیں ہے, واپس کر دیا. پھر آگ میں ڈالے گئے گوفن بنا کر, تدبیر سجائے شیطان نے, گوفن بنا کے آگ میں ڈالے گئے تو گرنے کو تھے, تو فرشتوں کے سردار آئے. کون فرشتہ سردار بولو, کون سردار؟ حضرت جبرائیل علیہ السلام. کہ اللہ کے خلیل کہ جی جبرائیل کہوں تو اپنے پروں میں سمیٹوں؟ وہی سوال, اللہ کا حکم ہے کہ نہیں آپ کے مطالبے پہ ہے. واما الیک فلا, تم سے کوئی حاجت وابستہ نہیں, حسبنا اللہ ونعم الوکیل ونعم المولا ونعم النصیر. تو اللہ کی رحمت کو جوش آیا, مجھے معلوم تھا میرا خلیل میرے سوا کسی سے نہیں لے گا, مجھے معلوم تھا. پھر اللہ نے آگ کو راست حکم دے دیا, یا نار کونی بردوں و سلامن علی ابراہیم, علی ابراہیم. خوب سمجھے, علی ابراہیم. علماء عجیب بات بتلاتے ہیں کہ آگ کو ابراہیم پہ سلامتی کے ساتھ ٹھنڈے ہونے کا حکم تھا, ہاتھوں کی رسی جل گئی, روب باندھا تھا نا, پیروں کی رسی جل گئی, ہاتھوں کی رسی جل گئی, پیروں کی رسی جل گئی. اس رسی کے گرپ میں جو بال الجھے تھے وہ جھلسے تک نہیں, اللہ کی قدرت ہے. لا الہ الا اللہ, اللہ اللہ. ایسے اللہ تعالیٰ سے ہمیں اٹیچمنٹ کرنا ہے, محبت اور تعلق پیدا کرنا ہے. ریسپیکٹڈ برادرز, وی ہیو ٹو ڈیولپ لو فار اللہ رب العزت, وی ہیو ٹو لو اور اللہ, وی ہیو ٹو بی اٹیچڈ ٹو اللہ. From our hearts, we have to have an attachment, a love for Allah subhanahu wa ta'ala. Like a child has love for his or her mother, how much of love the child has, an example of it, as it gives, is a mother is busy baking bread, making roti, so busy with the dough, kneading the dough. As she is busy, the child comes and asks for a sweet. So the mother says, listen, I'm busy. And then the mother notices the aunt of the child, the father's sister, the child's father's sister, the aunt, the paternal aunt, the poopy, notices her walking in. So the mother tells the aunt that give him a sweet. The aunt takes the sweet, gives it to the child. Child refuses. I don't want it. He goes back to the mother and asks, give me a sweet. The mother is busy. The maternal aunt, the other auntie comes in. Mother tells the maternal aunt, give him a sweet. Maternal aunt presents the sweet. Child refuses to take it. Again, he goes back to the mother and he says, give me a sweet. Mother says, I'm busy. Can't you see I'm busy? And at that time, the child's brother or sister comes in to the kitchen at that time. So the mother tells this child's brother or sister, give him a sweet. So that brother or sister takes the sweet and gives it. The child refuses. So they all start saying, look, this child is stubborn. He's refusing. The mother also shows anger. She says, how can't you see I'm busy? They are all giving you the sweet, you are refusing. Yeah. Apparently she's showing anger, but in her heart she's proud that my child is refusing to take from anybody, only wants to take from me. This is the love and the attachment a child has for the mother. When Hazrat Ibrahim alayhi salam was tied, his clothes were taken off, and now he's tied by the disbelievers, ready to throw him into this huge fire. At that time, the malaika asked the permission of Allah and say, oh Allah, can we go and assist Ibrahim alayhi salam? Allah gives them permission, go. See what he says. They come and ask that, oh Ibrahim, can we assist you? He says, did Allah command you to come? Did Allah send you? Say, no, Allah did not send us, but we came with the permission of Allah, but Allah did not instruct us to come and help you. Say, well, then I don't need your help. After a little while, Mikail alayhi salam, the angel responsible for rains, Mikail alayhi salam takes permission from Allah and comes to Ibrahim alayhi salam. Who is Mikail alayhi salam? It is written in the books that Mikail alayhi salam is such a huge angel that the waters of the seven oceans, if it's placed on his head, a drop of it will not fall down. This huge angel, if that's how big he is, imagine his creator, how great Allah subhanahu wa ta'ala is. What about Jibreel alayhi salam? How big he is, respected brothers? He has 600 wings. With one wing, upon the command of Allah subhanahu wa ta'ala, when Allah wanted to destroy the nation of Lut alayhi salam, Allah subhanahu wa ta'ala sends Jibreel alayhi salam. With the tip of one wing, he picks up this entire nation, all their communities, which consists of 1.2 million people. And he lifts them up to the sky so high that it is written, in the narrations it comes, that the inhabitants of the first sky can hear the barking of the dogs of this community so high. And then he overturns them and throws them down. This is the size or the strength of one wing, the tip of one wing of Jibreel salam. He has 600 wings like this. Imagine how great his creator Allah subhanahu wa ta'ala is. Nevertheless, respected brothers, Mikail alayhi salam, with the permission of Allah, comes to Ibrahim alayhi salam and says, "O Ibrahim, if you want, I can make it rain. I can make it rain and extinguish this fire." He asked, "Did Allah send you?" He says, "No, Allah did not send me. I took his permission, but he did not send me." He says, "Then I do not need your assistance." Jibreel alayhi salam, the leader of Malaika, he takes permission and he comes down and he asks Ibrahim alayhi salam that I can use my wings to save you from this fire. Again, Ibrahim alayhi salam repeats the question when he's told that Allah did not send him. He only came with the permission of Allah. He says, "Then I do not need you also." Why? Hasbi Allah wa ni'mal wakil, ni'mal mawla wa ni'mal nasir. It is only Allah who is sufficient for me. He is the best helper. He is the best guardian. He is sufficient. When this came out of Ibrahim alayhi salam, like the child turned to that mother, when Ibrahim alayhi salam showed that he is only in need of Allah, then directly Allah commanded, "Ya naru kuni bardan wa salaman ala Ibrahim, ala Ibrahim," that, "O fire, become cool and peaceful upon Ibrahim, upon Ibrahim." Ulama write about this word ala Ibrahim, that when this command was given to the fire to become cool upon Ibrahim alayhi salam, then those ropes which tied Ibrahim alayhi salam, that were tying his hands, those ropes burnt, but the hair connected to it did not burn. This was the command of Allah subhanahu wa ta'ala. La ilaha illallah. When a person has this attachment, then that's how Allah responds to him. Bache khel rahe the ground pe. Gotiyan hoti hai gotiyan. Aapke yahan to uska khel ka rivaj nahi hoga. Gotiyon se khel rahe the. Bache khelte hain dehaton mein. To apne ground pe khel rahe the. To ek bache ka mood off ho gaya khelne se. खेल का मूड खत्म हो गया उसका. तो उसमें शरारत होती है बच्चों में. साजिद नाम था उसका. तो उसने क्या किया कि उसका मूड ऑफ हो गया तो उसने सारी वो बिखेर दी गोटियां, सबको डिस्टर्ब कर दिया. तो वो उसको पकड़ने के लिए दौड़े कि तू, अगर तेरा मूड ऑफ हो गया, हमारा खेल क्यों खराब किया. वो सब पकड़ने के लिए दौड़े तो सामने उसका घर था, घर में छुप गया जाके. कौन? साजिद. اب بچوں میں معافی نہیں ہوتی ہے, وہ اندر سے دیکھ رہا ہے اور یہ سب باہر اس کے انتظار میں ہیں, اس کو مکا بتا رہے ہیں دس چوارے تو باہر آ جا, اندر سے ایسے جھانک رہا ہے, باہر آنے کی ہمت نہیں ہے, یہ دس بارہ بیٹھے ہیں اس کے انتظار میں استقبال میں. اتنے میں یہ کیا ہو گیا, اس درمیان میں ساجد کے ابا نے اس کے امی کو آواز دی, مارکیٹ سے کچھ لانا ہے بازار سے, تو بازار سے عورتیں کہتی ہیں نا اپنے گھر والوں کو بلانا, کوئی دال دلیاں ہیں تیل ہے شکر ہے, تو کیری بیگ دے دو, تو لے لیا بیاری بیگ. تو ساجد نے کہا کہ ابو میں بھی ساتھ چلوں گا آپ کے, کس کے, ابا کے, اب انگلی پکڑ کے نکل گیا اور بڑی شان سے چل رہا ہے نا, سینا تان کے چل رہا ہے, وہ دو ایسے بکا بتا رہے ہیں, اس کا ٹھینگا بتا رہے ہیں, بڑا اطمینان ہے اس کو, کس کو, ساجد کو, کیوں کہ ابا ساتھ میں ہیں, تو کیا مسئلہ ہے, ابا ساتھ میں ہیں کیا مسئلہ ہے, ابا ہے جب ربا ساتھ میں رہیں گے تو کیا مسئلہ ہوگا, کیا دنیا کا, کیا قبر کا, کیا آخرت کا, کہ مسئلہ یہ ہے عالمیہ ہے کہ ہم نے سب کو ساتھ لیا رب کو ساتھ نہیں لیا ہے, ہم نے سب کو جانا ہے رب کو نہیں جانا ہے, سب کا جاننا کام نہیں آئے گا, رب کا جاننا پہچاننا کام آئے گا, فرشتے قبر میں سب کو نہیں پوچھیں گے رب کو پوچھیں گے, یہ محنت رب کے پہچاننے کی ہے, اس کے لیے خوب اہتمام سے سعادت کے ساتھ محتاج بن کے اس محنت میں لگنا ہے, نکلنا ہے مقام پہ محنت کرنا. There's a group of children playing certain game, as it says there in the villages they play with some beads or something like that. So there's a youngster by the name of Sajid. Sajid is also playing. Suddenly he just, his mood changes, he doesn't want to play anymore. So what he does is, instead of just going away, he spoils the game. So the other youngsters tell him, if you don't want to play, you don't have to play, but why are you spoiling our game? What's wrong with you? And they get angry. They get angry with him that you spoiled our game. So he goes into his house. So they stand outside and say, hey, we're waiting for you. When you come, we'll show you what we can do, what we'll do to you. We'll do this. And they threaten him from outside. He is gone into the house. He is not coming out because they are angry with him. They want to hit him. They want to take revenge. He spoiled their game. Whilst this is happening, Sajid's father needs to go somewhere. So he asks the mother that, do you have any needs from the shops? Anything you need to buy? I can go and buy it. So the mother says, okay, go do this, a few errands, whatever. So the father says, okay, I'm going. So this youngster, Sajid, says to his father, I'm coming with you. I'll join you. Now he comes out of the house. How does he walk? Hazrat says, now he walks with his chest out. That, you know, I'm somebody. Yeah. Why? Although those boys are still keeping their fist ready for him. But he knows he's got his father with him. Who's with him? His father. My father's with me. Nothing to worry about. Why must I worry? Why must I be scared? They can't do me nothing. My father is with me. Respected elders and brothers, Allah is with us. The problem is, respected brothers, we've taken everybody with us. We've made everybody ours. We've forgotten Allah. We have not understood who is Allah. We do not know what Allah is ready to do for us. So we have not made Allah ours. That's why we are worried about everything else. If Allah is with us, then there's nothing to worry. Nothing to worry about in this world. Nothing to worry about in Qabr. Nothing to worry about in Akhirat. So we have to make Allah ours. Allah will be ours. So sab niyat karte hain Allah ko saath mein lene ki. To do this, Hazrat said at the end, that's why we have to make an effort. That's why we have to make effort in our localities. That's why we have to strive in the path of Allah subhanahu wa ta'ala so that we can understand who Allah is. We have to make an effort locally also, abroad also, strive in the path of Allah, do our local effort also. نیت کرو اللہ کو لیں گے ہم. We all ready for that, brothers. Make an intention to make Allah ours. تو لینے کا کیا طریقہ ہے دوستوں؟ کوئی ایسا نہیں انقا چیز ہے, کوئی بھاری چیز ہے, اللہ نے آسان کیا ہے. اس کا رخ یہ ہے کہ روزانہ اپنے اوقات کو فارغ کرے اور ایک ایک سے ملاقات کرے, ایک ایک فرد امت سے ملاقات کرے اور اسے کہے کہ اللہ سے ہوتا ہے, اللہ نے ہمیں آخرت کے لیے بنایا ہے, آخرت کی دعوت دینی ہے, توحید کی دعوت دینی ہے, رسالت کی دعوت دینی ہے, اللہ کی کبریائی کو کہنا ہے, اللہ کے یقین کو بنانے کے لیے, اللہ کو ساتھ لینے کے لیے, اللہ کے یقین کو دلوں میں جمانے کے لیے ہم چل پھر کے کیا دیں گے؟ دعوت دیں گے. کیا دیں گے؟ تو دعوت یقین کے بنانے کا یقینی سبب ہے. آج جو چھوٹی ہوئی ہے, یعنی کتنا بڑا عالمیہ ہے دوستو برگو. ایک آدمی دکاندار اپنے دکان کے لیے وقفاری کرتا ہے, محنت کرتا ہے, اسے نفع لیتا ہے. ایک گاڑی والا اپنے گاڑی کے لیے وقفاری کرتا ہے, اسے کرایہ لیتا ہے. ایک ملازم اپنے ملازمت کے لیے وقفاری کرتا ہے, اس کی سیلری لیتا ہے. تو ہر ایک فارمر اپنے کھیتی کے لیے وقفاری کرتا ہے, محنت کرتا ہے, اسے اس کو فصل لیتا ہے. تو کتنی بڑی نادانی نا سمجھی ہے. جو ایمان اس کو قبر میں, قیامت میں, آخرت میں کام دینے والا ہے, ایمان والا اس کے لیے وقفاری نہیں کرے, کتنی بڑی محرومی ہے اور کتنا بڑا المیہ ہے کہ جو ایمان اس کو دنیا میں, قبر میں, آخرت میں کام دے گا, نجات کا ذریعہ بنے گا, کتنا بڑے عالمیہ ہے کہ ایمان والا ایمان کے لیے وقفاری نہ کرے. ہر ایک اپنے اپنے شعبوں کے لیے, محنت کے لیے وقفاری کرے. اور اتنی ایمان بڑی دولت ہے, اس کے لیے وقفاری نہیں کرنا. اسے نیت کریں گے روزانہ وقفاری کریں گے اور روزانہ اللہ کے بندوں کو دعوت دیں گے انشاءاللہ. Respect, brother, so how can we do this? How can we go about it? The first thing we'll have to do is we'll have to free some of our time on a daily basis and go to one person. Meet one person, each person individually, and talk to him about the greatness of Allah. Talk to him about Akhirah. Talk to him about Nabi sallallahu alayhi wasallam. Go and give dawat to one person. But for that, we'll have to, as that is emphasizing, we have to free some time. Respected brothers, everybody frees time. A person for his business, he takes out time because he knows he's going to see prophets at the end of the day, at the end of the month, end of the year. A person who's got a farm, a farmer, he takes out time to farm, to do his farming, because he is going to see crops. He knows he's going to see crops. He's going to see some benefit from this farm. A laborer, a person who's a worker, he goes to job. Why? Because he knows, I have to take my time, I have to free some time to go and do this work so that I can receive my salary at the end of the month. How, respected brothers, when all these people free their time to gain something, then how is it on our side? A person does not free his time to make an effort on that iman which will help him in this dunya, that in this world, that iman which will help him in the grave, that iman which will help him in the akhirat, and we do not free time? No, respected brothers, we will have to free some time every day for this purpose. So inshallah, we all make niyat for it, brothers. آپ کے مبارکبادی میں وقت زیادہ گیا ہے, پھر آپ جاگے بھی ہیں, آرام کا بھی تقاضا ہے, لیکن قربانی ہے یہ. جاگنا ہے, جاگ لے, افلاک کے سائے تلے, حشر تو سوتا رہے گا خاک کے سائے تلے. قبر میں سونا ہی سونا ہے. اس جاگنے کی, اس بیٹھنے کی اللہ قیمت دے دیں گے. تو قبر میں کیا کہیں گے فرشتے؟ سو جا جیسے پہلے رات کی. بولو کیا کہیں گے؟ پہلے رات کی دلہن سوتی ہے. عجیب علماء, اللہ ان کی قدر کی توفیق عطا فرمائے. نقطے نکالتے ہیں, پہلی رات کی دلہن کیوں کہاں؟ 60 سال کی بڑھیا نہیں سوتی کیا؟ پہلی رات کی دلہن کیوں کہا؟ عجیب. تو کہا پہلی رات کی دلہن اس لیے کہا کہ پہلی رات کی دلہن کو صبح کچن کا فکر نہیں ہوتا, بچوں کو تیار کرنے کا فکر نہیں ہوتا, صاحب کو ٹیفن دینے کا فکر نہیں ہوتا, یعنی سارے ٹینشن فری ہوتی ہے وہ, سمجھے؟ اس لیے پہلے رات کی دلہن کہا ہے. تو یہ جاگنے کی اللہ قیمت دیں گے, اللہ خوب قبول فرماوے. ہاں تو تھوڑی دیر بیٹھیں گے انشاءاللہ. ہاں آرام کریں گے. قبر میں کیا کام ہے؟ آرام ہی آرام ہے. جنت میں کیا کام ہے؟ مزے ہی مزے کرنے ہیں نا. تو یہ سونے کا عمل قبر میں پورا ہوگا اور نعمتیں کدھر ملے گی بولو؟ جنت میں. سب تیار ہیں؟ مفت میں نہیں, اس کے لیے کچھ کرنا پڑے گا ان شاء اللہ. As it says, time is gone a little bit. Brothers are tired also because of last night staying awake. A little time went in giving the congratulating the majma in the beginning and those fazail that were given. So a little bit of time is gone, and we know brothers are tired also. Brothers, many brothers hardly slept last night. But as it says that, inshallah, little while more, make little sacrifice of our sleep now. Inshallah, we'll get chance to sleep also later, inshallah, before the next programs, inshallah. But besides that, inshallah, in the qabr, there we're going to sleep all the time, inshallah. So inshallah, brothers. We got no other work, there is nothing else to do. In fact, we will be told that sleep like how a newlywed sleeps on his first night. Now, as it says that, why? Even ulama have written, why is that example given? Why old people also sleep, mashallah? But why is the example given of a person who's newlywed? It's because this person sleeps, he's completely, as I use the term, tension-free, no stress. That tomorrow morning, I don't have to worry about my own breakfast, or of seeing to my little brothers and sisters, or doing this or doing that, or cooking any meals or anything. Now I've got a wife, now I can relax nicely. So he sleeps very, very nicely. So inshallah, in the qabr, inshallah, we will sleep, inshallah. And in Jannah is a place to enjoy. Qabr will complete our sleep, inshallah, there, and in Jannah we'll go and enjoy forever, but at a price, a little bit of a price, sacrifice, little sacrifice. So inshallah, we'll try to stay awake a little while now, inshallah, brothers. Allah give us tawfiq, inshallah. اور ایک یقین بنانا ہے, ایک اللہ کی ذات کا یقین, جس کا مختصر سا ہم نے مذاکرہ کیا ہے. ایک اللہ کی ذات کا یقین, اس کے صفات کا یقین, اس کی قدرت کا یقین, اور ایک یقین نبی صلی اللہ علیہ وسلم کی بات کا یقین بنانا ہے. نبی صلی اللہ علیہ وسلم کی بولو بات کا یقین, میرا مشاہدہ غلط, میرا تجربہ غلط, میرا علم غلط ہو سکتا ہے, نبی کی بات غلط نہیں ہو سکتی. صحابی کو, صحابی نے اپنے شاگرد, شاگرد نے صحابی سے پوچھا کہ یہ جو اللہ کے نبی نے کہا بتاؤ, یہ کون سی جگہ ہے, کون سا مہینہ ہے, کون سا میدان ہے؟ تو صحابہ نے کیا جواب دیا؟ اللہ اور اس کے رسول جانتے ہیں. تو شاگرد نے پوچھا کہ آپ کہہ سکتے تھے یہ ذلحجہ کا مہینہ ہے اور ذلحجہ کی 9 تاریخ ہے, عرفے کا دن ہے, عرفات کا میدان ہے, آپ کہہ سکتے تھے؟ تو جواب دیا کہ بیٹے, ہم ایسے نبی پہ ایمان لائے تھے جو کہہ دے کہ عرفے کا میدان نہیں ہے تو ہماری آنکھیں غلط دیکھ سکتی ہیں, ہمارا تجربہ غلط ہو سکتا ہے. تو ایسے نبی کی بات کا یقین بنانا ہے. حضرت ابو الدرداء رضی اللہ تعالیٰ عنہ بیٹھے تھے مسجد میں. کہاں بیٹھے تھے؟ تو مسجد میں بیٹھے تو ایک شخص بھاگا بھاگا آیا, کہنے لگا ابو الدرداء تمہارا مکان جل گیا. تو کہا میرا مکان نہیں جلا, بڑے اطمینان سے میرا مکان نہیں جلا. دوسرا بھاگا بھاگا آیا, وہ ابو الدرداء تمہارا مکان جل گیا. تو بڑے اطمینان سے کہا میرا مکان نہیں جلا. تیسرے نے آ کے خبر دی کہ ابو الدرداء تمہارا مکان کیا ہو گیا. تو بڑے اطمینان سے کہا میرا مکان نہیں جلا. اچھا یہ بات آ گئی زبان میں, سمجھ لے. جتنے بھاگے بھاگے آتے تھے وہ کہاں آتے تھے؟ ابو الدرداء کو ڈھونڈنے کے لیے, کہ ان کو معلوم تھا ابو الدرداء کہاں ہوں گے, مسجد میں ہوں گے. اور ہمیں ڈھونڈنے کے لیے کہاں جائیں گے, مارکیٹ میں جائیں گے. کہاں بیٹھتے ہیں؟ فلاں جگہ ہوٹل میں ہوں گے, ٹک شاپ میں ہوں گے, فلاں جگہ ہوں گے. تو جہاں کا ہوتا ہے وہاں ڈھونڈا جاتا ہے. تو چوتھا آیا, چوتھے نے آگے کہا کہ ابو الدرداء کہ شعلے تو بھڑک گئے تھے, تمہارے گھر کے پاس آگے کیا ہو گئے, بجھ گئے. تو کیا کہا پتا ہے؟ ایسا تو ہونا ہی تھا. ایسا تو کیوں؟ مجھ سے میرے آقا جناب رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, اے ابو الدرداء جو صبح یہ دعا پڑھ لے گا شام تک اس کو حادثہ پہنچ نہیں سکتا, جو شام کو دعا پڑھ لے گا صبح تک حادثہ پوچھ نہیں سکتا. میں صبح دعا پڑھ چکا تھا, اس لیے مجھے یقین تھا. آگے ذرا غور سے سننے کے بعد ہے جملہ اگلا جو کہا. تم تین لوگوں نے آ کے خبر دی. کتنے لوگوں نے؟ کتنی آنکھوں نے دیکھا؟ 6 آنکھوں نے دیکھا. क्या कहा, मकान जल गया। तुम छह आंखों ने कहा मकान जल गया, अगर 6,000 आंखें भी मुझे आके खबर देती कि मकान जल गया तो मैं तुम्हारी बात को नहीं मानता, मैं दोबारी बात को सच मानूंगा कि नबी की बात को सच मानूंगा। यह ईमान है, ये ईमान मतलब है नबी की बोलो बात का यकीन। हाँ, कि हमारे तजुर्बे गलत, हमारा मुशाहदा गलत, नबी की बात गलत नहीं हो सकती। आगे आ जाए, हजरत उमर रजी अल्लाह तआला ने दुश्मन की सफ में घुस जाते थे, जंग में सफर की सफ में घुस जाते थे, इसने कहा दोनों साथियों तो लोगों ने कहा कि उमर अपने हाल पे रहम करो, तुम तनहा घुस जाते हो सबको छोड़कर। तो क्या कहा बोलो, मैं हमारा बाल बेका नहीं कर सकते, क्या कुछ बुलेट प्रूफ जैकेट पहना है क्या है, कि बात यह नहीं है, बात यह है कि मुझसे मेरे आका जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अम्मार तो दुनिया में आखिरी चीज दूध पिएगा, मेरे नबी की खबर है तो दुनिया में आखिरी चीज दूध पिएगा, मेरे नबी की खबर है, इस खबर की बुनियाद पर, यकीन की बुनियाद पर मैं जाता हूं, मुझे यकीन है मैं बाल बेका नहीं कर सकते। एक मौके पर जो है प्यास लगी तो पानी मांगा, क्या मांगा बोलो, तो सामने वाले ने क्या पेश किया, दूध पेश किया, कहा देखो आखिरी दिन है, मेरे नबी की खबर है, नबी की बात का यकीन, आंखों को झुठला रहे, दुश्मनों के सफ में घुस रहे हैं कि मेरे नबी की बात है, वो यकीन बनाना है कि हमारे तजुर्बे गलत हो सकते हैं, हमारा इल्म गलत हो सकता है, हमारा मुशाहदा गलत हो सकता है, नबी की बात गलत नहीं हो सकती, ये मतलब है। So, respected brothers, to a certain extent, to the first yaqeen that we have to make was discussed. The first yaqeen that we have to make an effort on is the yaqeen regarding the dhat, the being of Allah subhanahu wa ta'ala, His qualities, His power. Respected brothers, together with that, we have to have conviction on every statement of Rasulullah sallallahu alaihi wasallam, that everything else can be wrong. What we see with our eyes, what we hear with our ears, what experience we have, that all can be wrong, but the words of Nabi sallallahu alaihi wasallam can never be wrong. This yaqeen we have to bring into our hearts. A student of one of the sahaba radiallahu anhum, a sahabi student, asks him a question regarding when Nabi sallallahu alaihi wasallam was given khutbah in the final Hajj. Then Nabi sallallahu alaihi wasallam asks the Sahaba, what day is this? What month is it? Which place are we in? To all these questions, they said, Allah and His Nabi sallallahu alaihi wasallam know best. So the student asked the Sahabi, could you people not say what day it is? What month it is, what place are you in? Surely you knew about it, so why didn't you say? So the Sahabi radiallahu anhu said to his student, he said, the thing was that we left it to Nabi sallallahu alaihi wasallam's knowledge, because if Nabi sallallahu alaihi wasallam told us it is not this day or it is not this place, then that would be possible. What we knew could be wrong, but not what Nabi sallallahu alaihi wasallam had to say. That's why we said, Allah in His Nabi sallallahu alaihi wasallam knows best. Allah in His Nabi sallallahu alaihi wasallam knows best. On one occasion, Hazrat Abu Darda radiallahu anhu was sitting in a masjid, and a person came to him and said to him, Abu Darda, your house has burned down. He said, no, not possible. Second person came with the same news. He said, not possible. My house did not burn. Third person came with the same news. He said, no, my house did not burn. They said, but we saw it. He said, no, it did not burn. Then the fourth person came. On the desert says, in between, I'll just mention that where did these people, when the fire was raging in his area, in his vicinity, or near his house, where did the people come and run to tell him? They came to the masjid, because he was a person of the masjid, so they knew they will find him in the masjid. What effort a person, where a person frequents, the place a person frequents. If he frequents the tuck shop, then people will look for us at the tuck shop. If a person frequents the supermarket, then people will look for him there. If he frequents the masjid, people will find him in the masjid. Allah make us amongst those who frequent the masjid. Nevertheless, the fourth person came and told him, "Oh Abu Darda, the fire came and just before your house it was extinguished. It died down just before your house. It burned all the houses, but not your house." So he said, "That is exactly what was going to happen. My house would never get burnt." They asked him, "But why? How are you so convinced?" He said, "My Nabi sallallahu alaihi wasallam taught me a dua. If I read it in the morning, till the evening no harm will come to me. And if I read it in the evening, till morning no harm will come to me. I read that dua. It was impossible for my house to burn." Listen to what he says further, respect elders and brothers. He says to them, that's three people which have two eyes each, six eyes, came and said that they saw my house burned. I did not believe them. If 6,000 eyes would say the same thing, I would still not believe it, because 6,000 eyes can be wrong, but my Nabi's message and his statement can never be wrong. Respected brothers, Hazrat Ammar radiallahu anhu, on one occasion, he goes into the battlefield. He's fighting very bravely, without any fear. People told him, "Take it easy. You'll get killed. You'll die. Take it easy. Fight. Take it easy." He says, "No, I cannot die." I say, "But what do you mean?" He says, "My Nabi sallallahu alaihi wasallam told me, oh Ammar, the last drink of your life will be milk. I've not drank milk now. So I cannot die now." On another occasion, in one battle, he asked for water and milk was presented to him. He took it and he said, "It seems that now my end is here, because my Nabi sallallahu alaihi wasallam said milk will be the last drink of your life." Respected elders and brothers, this yaqeen on every statement of Nabi sallallahu alaihi wasallam, what our eyes see, what our experience, what experience we have, what we know, everything can be wrong, but the words of Nabi sallallahu alaihi wasallam can never be wrong. Allah hame ata farmave. Ek yakeen aur mehnat karke banana hai Allah ke zaat ka, Nabi ki baat ka, aur ek yakeen mehnat karke banana hai ke karne wali zaat kiski hai? Allah ki. Karne wali zaat kiski hai? Aur Allah ke karne ke zaabte amal Muhammad sallallahu alaihi wasallam hai. Allah karte hain, Allah hi karte hain. Allah ke karne ke zaabte amal Muhammad sallallahu alaihi wasallam hai. Yani Allah ki zaat se, Allah ki sifat se, Allah ki kudrat se, Allah ki taqat se, Allah ke khazane se nafa uthane ka, istifade ka yaqeeni sabab amal Muhammad sallallahu alaihi wasallam hai. Un amlon mein sabse bada amal namaz hai. Un amlon mein Hazrat Hamana Yusuf Sahab Hamate Rahmatullah Ali, ye duniya darul azbab hai, hum iska inkar nahi karte. Ye duniya darul azbab, iska inkar karte hain. Lekin Hazrat Rasool e Kareem se baisat ke baad, Huzur Sallallahu Alaihi Wasallam ki baisat ke baad, amal e Muhammad Sallallahu Alaihi Wasallam Allah ki zaat aur qudrat se istifade ke yaqeeni azbab hai, guaranteed means. So misal se samjhe, kuwe mein pani hai, bahut kaseer tadad mein hai aur saaf hai, shaffaf hai, meetha hai. Kahan hai? Kahan hai? Kaise lenge? Dol aur rassi se. Usse fayda kya hai? Kaise nikalenge? Dol aur rassi. Allah ke khazane hain, Allah ki kudrat hai, Allah ki taqat hai, Allah ke sifat hai. Kaise fayda lenge? Amal Muhammad sallallahu alaihi wasallam se. Jaise kuwe se pani nikala, pani kuwe mein hai, dol rassi se lenge. Allah ke zaat se fayda amal Muhammad sallallahu alaihi wasallam se lenge. Un amlon mein sabse bada amal kya hai? Namaz hai. Isliye apne namazon pe mehnat karni hai. We all should have yaqeen that Allah is the doer of everything. Who's the doer of everything, respected brothers? Allah subhanahu wa ta'ala. And Allah subhanahu wa ta'ala does through the a'mal of Nabi sallallahu alayhi wa sallam. Allah does as He wants. But for us, we can take from the treasures of Allah. We can get our problem solved through the a'mal, the actions of Nabi sallallahu alayhi wa sallam. This is a guaranteed means. And from the actions of Nabi sallallahu alayhi wa sallam, the highest of it is her salat. One of the first and most important, salat, namaz. That namaz, prayers, this is a guaranteed means of taking from the treasures of Allah subhanahu wa ta'ala. Hazrat Mona Yusuf Sahib rahmatullahi alayhi used to say that this world is a place of means, darul asbab. We do not negate that. But after or from the Nabi sallallahu alayhi wa sallam being sent from the time of the nubuwat of Rasulullah sallam, from his ba'athat, from that time, a guaranteed means in this world is the a'mal of Rasulullah sallallahu alayhi wa sallam. Guaranteed means, just like you want to retrieve water, you want to get water from the well has water in it. Now you want to get that water, then we know what we're going to do, is we're going to take a bucket to retrieve that water, to bring up that water. Like that, respected elders and brothers, yaqini, a guaranteed means of bringing up this water or doing anything is the a'mal, the actions of Rasulullah sallallahu alaihi wasallam. Foremost there is namaz, salat. Therefore, each and every one of us have to make an effort on his namaz. Allah give us tawfiq. Hazrat Anas radiyallahu ta'ala anhu jo hai apne baag mein aaye to caretaker jo tha gulam usne kaha ki aap to fursat se aate ho. Kaise aate ho? Kaise aate ho? Baag to sukh raha hai, pani ka katra nahi hai, kuan khush ho gaya hai. उस जमाने में ऐसे तो होता नहीं, यहाँ ये तो था नहीं, जीवन साथी तो था नहीं कि मिनट मिनट की रिपोर्ट दे मैं वो. तब इस वक्त कहाँ है पूछते ना घर वाले, कहाँ है, कैसे चल रहा है, खाना खाए नहीं खाए, यानी यहाँ की भी हम रिपोर्ट देते रहते ना. अभी मैं चल रहा है, कोई था नहीं है, कोई सोर्स नहीं था. तो शिकायत की उसने, शिकायत केयरटेकर ने, कि आप तो फुर्सत से आते हो, बाग सूख रहा है. आगे बढ़ने से पहले बात मैंने आपने समझनी है, इसमें हमारे समझने की है, फिक्र की है, कि दोस्तों उनको मकसद से फुर्सत मिलती थी तो जरूरतों में झांक लेते थे. मकसद से फुर्सत मिला तो गए, छह महीने के बाद आठ महीने जब भी गए कि चलो अब मौका है तो जरा बाग को झांक लेते हैं. उनको मकसद से फुर्सत मिलती थी तो जरूरतों में झांक देते थे. हमारा मामला बिल्कुल क्या है बोलो, उल्टा बरक्स है. हमें ज़रूरतों से फुर्सत मिले तो फिर मकसद में झांक लेते हैं. इसलिए हमारे जून जुलाई की जमातें बहुत निकलती हैं. फार्मर फारिग होते हैं, फिशरी फिशिंग वाले फारिग होते हैं, तो बहुत जमातें निकलती हैं. क्यों? अब फारिग हो गए हैं, चलो नए मामूल से नकटा मामूल भला है, वो भी कबूल है. तो ये बात है ज़मन में आज की. तो वो जो है गए तो एक कंप्लेन आई, शिकायत की, तो परेशान नहीं हुए. एक को जानते थे, करने वाली जात किसकी है? अल्लाह की है. और करने के जाब्ते आमाले मोहम्मद, वो एक को जानते थे, अनेक को नहीं जानते थे. और लेने का एक रास्ता जानते थे, हमारी तरह 56 रास्ते नहीं जानते थे. इकबाल कहते हैं रहमतुल्लाह अलैह, वो एक सजदा जिसे तू गिरा समझता है, हजार सजदों से देता है आदमी को नजात. तो उन्होंने बहुत परेशान नहीं हुए, मुसल्ला बिछाया. क्या बिछाया? और क्या की? दो रकात नमाज पढ़ी. और वो माली से कहा, अपने कैटेगर से, आसमान पे देख, खुला आसमान, गर्मी का जमाना, खुला आसमान था, कुछ नजर नहीं आता. तो कन्फ्यूज नहीं हुए, फिर दो रकात नमाज पढ़ी. इसको कहते इसरार करना. फिर दो रकात नमाज पढ़ी, फिर सलाम फिर के कहा, आसमान पे देख, कुछ नजर नहीं आता. फिर दो रकात नमाज पढ़ी. हम खाली ऑर्डर देके फारिग हो जाते हैं, नहीं इसरार करना. कब तक डायल करते हैं? क्या निज़ाम है आपका? डायल कब तक करते हैं? बोलो ना, जब तक के सामने से कांटेक्ट नहीं हो जावे तब तक डायल करते हैं, रिडायल, फिर रिडायल, फिर रिडायल किया, फिर डायल किया। वो खाला जन कहती है नॉट रिचेबल और ये वैसे है, मे बी रॉन्ग नंबर, ऐसा है। तो जिसको नंबर कंफर्म होता है, जिसका सेव है, वो क्यों कंफ्यूज होएगा? तो रिडायल करते रहे, रिडायल करते रहे, रिडायल करते रहे। एक मौके पे उसका साइलेंट पे था, उसने देखा कि 12 मिस कॉल है। कितने कितने? तो फौरन क्या किया उसने, कॉल बैक किया, कॉल बैक किया। तो ये कहते हैं अल्लाह से इसरार करता है, अल्लाह से चिमट जाता है, अल्लाह ही करेंगे, दूसरा कौन कर सकता है? इसी रास्ते से करेंगे और कोई रास्ता नहीं है। खुदा बंदे से खुद पूछे, बता तेरी रजा क्या है? फिर जो है चौथी मतलब उन्होंने फिर नमाज पढ़ी, फिर कहा आसमान पे देख। तो उस माली ने कहा कि परिंदे के पर के इतना बादल नजर आ रहा है कि यहीं आएगा, यहीं बरसेगा। अंदर गए कहीं, यहीं आएगा और बादल आया, मूसलाधार बारिश हुई, मूसलाधार बारिश हुई। फिर जो है अपने वो कैटेकर को, गुलाम को अपना घोड़ा दिया, जरा राउंड लगा किया क्या सिचुएशन है। तो वो जो ऐसी थोड़ी थी एकड़ दो एकड़ जमीन, अल्लाह ने दुनिया भी बहुत दी थी। ये दुनिया के बड़े थे और आखिरत के बड़े थे, हम दुनिया के फकीर हैं और आखिरत के फकीर हैं। वो जो गया तो उसने जो है पूरा ये आपका रस्टन बक्स से लेके पता नहीं कितने दूर तक, कहीं सैकड़ों एकड़ जमीन थी, वो बाग था, ऐसे राउंड लगा के आया और कहने लगा कि हजरत आपके पूरे बाग पे बारिश बरसा है, एक इंच भी जगह खाली नहीं है और एक साल की जरूरत को पूरा हुआ है मसाला। तो दुनिया के भी बड़े थे, दुनिया भी अल्लाह ने खूब दी थी, आखिरत के बड़े हैं, हम दुनिया के फकीर हैं, आखिरत के फकीर हैं। अतः ये खादिम रसूल थे, क्या थे? तो अल्लाह के नबी ने दुआ दी थी, अल्लाह इसके जान में, माल में, जवानी में, औलाद में और उम्र में और बीवियों में बरकत दे दें। तो उसका नतीजा क्या था? अल्लाहु अकबर। दुनिया बहुत थी, बाग भी बहुत बसीर, औलाद भी कसीर, बीबियां भी कसीर, जवानी भी बहुत दूर तक, उम्र बहुत मिली है। फजाइल की किताबों में लिखा है, अपने औलाद के बारे में कहते हैं कि 125 में दफन कर चुका हूँ। कितने बोलो? 125। तो जाहिर है कि 1/3 अगर दफन तो 2/3 तो बाकी होंगे, है ना? ऐसा है। कितने थे अंदाजा लगाओ? हाँ, हमारे तो सीने से हक्का बक्का रह जाएंगे। कितने? 125 दफन कर चुके हैं, तो शायद के 250 मौजूद होंगे। बीबियाँ भी बहुत, इकलौती नहीं थी, तो हम तो सीने पकड़ के बैठेंगे, क्या है कैसे है? नहीं, वो जानते थे जो खालिक है वही मालिक है, वही राजिक है। मैंने केकड़े को देखा, केकड़ा, केकड़ा होता ना, क्या सो कहते हैं आपके यहाँ, तो वो उसका खेतों में तो उसकी जब मादा जो है ऐसा ऐसा उसका पेट होता है, उसका ढक्कन खोलती है ना, तो 150 बच्चे एक साथ जन्मती है। कितने? एट ए टाइम 150 बच्चे। तो जानती है कि जो खालिक है वही मालिक है, वही राजिक है। वो तो हम अब रब बने हैं इसलिए परेशान है ना, वो ठेका हमने लिया है, हम कमज़ोर हैं, सोच भी नहीं सकते, हम अचंभे में रहेंगे। हाँ, तो ये है कि वो जो है फिर उसको अल्लाह ने दुनिया भी बहुत दी, बहुत बड़ी, और आखिरत के बारे में इमाम गज़ाली रहमतुल्लाह लिखा है दोस्तों, अल्लाह यकीन अता फरमावे, कि अल्लाह ताला ये दीन की मेहनत करने वालों को जो पहली सब सहाबा की है, क्या बोलो? पहली सब अल्लाह जल शानु इनकी मेहनत करने वालों को जिसकी पहली सब सहाबा है, अल्लाह ताला जन्नत में साबित मोती, साबित मोती पर्ल्स, साबित जॉइंट फ्री नहीं, वन पीस सफ़ेद मोती का महल देंगे। वन पीस सफ़ेद मोती का क्या देंगे बोलो? महल देंगे। उस महल में 5,000 दरवाजे होंगे। कितने होंगे? कितने बोलो? और हर दरवाजे पे 500 होरे इस्तकबाल करेगी। कितने? तो 5,000 को 500 से ज़रब दो, कितनी होती टोटल? अभी कैल्शियम वाले सब हो गए ना, अभी ये दिमाग की मेमोरी खत्म हो गई, अब सब एक बता एक जमा एक वाले भी कैल्शियम निकालते हैं। 25 लाख हो रहे होते, कितनी अब बोलो ना, क्या डरते हैं, कितनी कितनी 25 लाख हो रहे होगी। ये बेसिक है, इंक्रीमेंट और बोनस अलग है, इंक्रीमेंट बेसिक है। आता है कि घूमने जाएगा समंदर के किनारे, वहाँ बैदे फटेंगे, उसमें से आएगी सलाम अलैकुम, तू कौन ओला देना मजीद, अनार फटेगा उसमें से निकलेगी क्या कहते हैं हवायू है ना, कैसे हैं तो कौन ओला देना मजीद, वो तो बेसिक होगा। इसलिए सहावा रिश्ते थे, जैसे हम दुनिया पे रिश्ते हैं। तो ये है कि, और ये चीज़ है कि वो पहले हैं, अल्लाह ने दरवाज़ा बंद नहीं किया, सुन ले, सहाबा उसकी पहली सफ़ है, पहली रॉ है, अल्लाह ने दरवाज़ा बंद नहीं किया है, कुरान पाक में है, जो इनका इत्तेबा करेगा अस्साबिकून अव्वलून मिनल मुहाजिरी मुहाजिरीन वल अंसार, उसके आगे क्या आया था कि जो इनका इत्तेबा करेगा वो इनामात कयामत तक खुले रहेंगे। वही ट्रेन है, वही ट्रैक है, वही ट्रेन है, वही ट्रैक है, वही डेस्टिनेशन है। फक्त है कि साहबा ने फर्स्ट क्लास का टिकट लिया है तो उन्होंने उसका पेड किया है, और हम वो हमारे थर्ड क्लास होता है ना जनरल, सादा टिकट लेकर उसमें चढ़ गए हैं, ट्रेन वही है, ट्रैक वही है। तो वो जनरल में आता है टीसी तो कहता है कि अगर तुम डिफरेंस भरो तो तुम्हें वहाँ का मिल सकता है। आज भी हम डिफरेंस भरेंगे ना तो वो साहबा वाली वो सस्ते में अल्लाह देंगे, हैंडीकैप को बहुत रियायत के साथ मिलता है, हाँ हमारे हैंडीकैप को। तो ये है, तो दरवाज़ा बंद नहीं है, हम नादान हैं, हम दुनिया पे रिश्ते हैं, हालांकि दुनिया छूटने वाली है, तो दुनिया को भी छोड़ के चले गए लेकिन वो कमा के चले गए, है ना। तो कमाई का मौका हमें भी है, अब भी वक्त बाकी है, नियत करें कि इंशाल्लाह खूब कुर्बानियाँ देंगे इंशाल्लाह। On one occasion, Hazrat Anas radiallahu anhu, he went to his orchard, his farm. When he came there, the person in charge, the caretaker of this farm, huge piece of land, complained. He says, "Oh Anas, you've come so late. We are running out of water. There's no water. The wells are dry. They've dried up. There's no water. What are we going to do? The orchard is..." There's problems here. We have lack of water, irrigation of the orchards. So he complained to Hazrat Anas radiallahu anhu. So Anas radiallahu anhu, that time was not a time of cell phones. That if, you know, everything we have to report back to the madam at home. We are out in a path of Allah. Now she asked, did you have meals? Did you have your breakfast already? Or this? It was not that connection all the time. There was no cell phone or any type of connection in that way. So what he does, puts his musalla down, performs 2 rakat salah. And then he asks the gardener, the person in charge, look to the sky, see if there's any clouds. He says, no, I can't see any clouds. Again he reads 2 rakat salah. In between, Hazrat says, what I want to mention is that they love their life for the objective, for the effort of deen. And then, by the way, they should just look into their dunya also a little bit. Our matter is totally opposite. We love for the dunya to fulfill our needs and necessities, and whatever little bit we can give on the side of deen, then we give. Their life was for deen, and their necessities were by the way. Nevertheless, he, after 2 rakats, no clouds, again 2 rakats, again no clouds, again 2 rakats. 3 times he repeats. This is called insisting. A person doesn't get confused. When a person knows that I'm hitting the target, then he persists. He insists that I must get it. It must happen. Like when we phone somebody, then it can ring. It doesn't pick up. We phone again. If you notice, you have a number of missed calls. Immediate person saw he has 12 missed calls. Immediately he will phone. Why? Because he knows this is a right number. Sometimes they'll tell you it's a wrong number or something like that. But otherwise, if you know the number is right, then you continue phoning because you want to get connection with that person. Respect elders and brothers, Allah give us this quality that we persist. Then who else can solve our problem? It is only Allah. There's no one else who can solve. Where else can we turn to? Is there any other door that we can turn to? No. He had that yaqeen. So he continued. Two rakats again. After the fourth time. Fourth time he makes two rakats. He performs two rakats. He tells the garden and the person in charge of this orchard that look up. He says, I see a cloud equal to the wing of a bird. Just a little bit. He says, don't worry. Inshallah, it will definitely rain. And it will rain a lot. That yaqeen, that I've done what I'm supposed to do. That through the amal of Nabi sallallahu alaihi wasallam, I have to solve my problems. So, resorted to salah. And he persisted till Allah subhanahu wa ta'ala said, and it rained and rained and rained. When he asked his gardener, go and see. Allahu Akbar, how much of rain? Rain sufficient for 1 year. For 1 year's crops, sufficient rain from that little cloud that appeared. How much of land? Allahu Akbar. When he told his person in charge, go and inspect the land. It's vast land, for kilometers probably. Not a small few acres, lots of land. Allah gave them a lot. As it says, we are poor in this world, we are running after this world, we are poor here also, we are poor in akhirat also. They made effort of deen. Allah gave them akhirat also. Allah gave them dunya also. He was the khadim khas of Rasulullah. He made Nabi sallallahu alaihi wasallam's khidmat for 10 years. Nabi sallallahu alaihi gave him great dua. Allah give you barakat in his. Allah give him barakat in his wealth, in his children, in his wives, in everything. And Allah gave him. He had a lot of barakat. He had many children. He had a lot of wealth. Allah blessed him with many wives. Allah gave him a lot. To this extent, it's written that he says his lifespan also was very long. He says that I buried 125 children of mine with my own hands. That's what he buried. Who he outlived them. What about those who are still living? And who lived beyond, outlived him. How many more, as it says. So in dunya, Allah gave him so much of barakat. And in akhirat, what Allah will give him and other sahaba, and those who make the effort of deen, the sahaba are the first saf. They were the champions. They were the first ones who made the effort of deen. What Allah will give, by way of example, as it explains, for those who make the effort of deen, Allah will give them a palace made of a single pearl. There is not an example. It is actually mentioned in the hadith that this Allah will give this person who made the effort of deen a palace made of a single pearl, not joined with other pearls, from a single pearl. But how big will this palace be? That it will have 5,000 doors leading into it. And upon each door, there will be 500 hoors, the women, the wives of Jannat, of this Jannati, this person who made the effort of deen, to welcome him. They will be standing there to welcome him at these doors. 500 at each door. As it says, how much is it? 5,000 times 500. This time, this age is a time of calculators. Probably everybody will have to check on their phones quickly. As it says, 2.5 million. It says how much? 500? 25 lakhs, which is 2.5 million. 2.5 million hoors. Allah will bless a person making the effort of deen. And amongst them, Anas and the Sahaba, they were the first. But the door is not closed. Allah subhanahu wa ta'ala says, وَالسَّابِقُونَ الْأَوَّلُونَ مِنَ الْمُهَاجِرِينَ وَالْأَنصَارِ وَالَّذِينَ اتَّبَعُوهُمْ بِإِحْسَانٍ. That it is not only for them, for the Sahaba, but it is for those who follow their way of life, who follow them in making the effort of deen. They will also get those great rewards that Allah has promised. Respected brothers, as it says, the train is the same, the track is the same, the destination is the same. The difference is, Sahaba bought first class tickets, we buying third class tickets. In between, as it said, that we give our free time, holidays time, many jamaats go out. But he says, Alhamdulillah, that also is good, Alhamdulillah. Even you know holidays, if you go out in the path of Allah subhanahu wa ta'ala. But Sahaba did the best they could do. So obviously they get the most. We can also follow their footsteps. The train is the same. The track is the same. The destination is the same. We have to also make effort. Allah give us tawfiq. But for that, we have to make some effort. Oh, 25 lakh basic hai, increment aur bonus alag hai. Ji, as I mentioned at that time also, that, I missed that point, that is the basic remuneration for the person who makes the effort of deen. 2.5 million hurs. Like that, there will be extras also. Allah Ta'ala says, waladayna mazid. There will be more. You go that side, you go for a stroll on your beachfront, you go to that river, you will get another hur there to welcome you, another one there, another one. That's all the bonuses still that will come with it. Ye hamare liye bhi hai offer. Ghabrana nahi. Lekin usko paid karna padega, uska difference, inshallah. Karenge inshallah. और हमें डिस्काउंट में मिलेगा क्योंकि हमारे हैंडीकैप लोगों को ना टिकट बहुत डिस्काउंट में मिलता है तो हम सब हैंडीकैप है इमान खाल के दरबार से as I say inshallah we can also get that plus we get a discount because we are weak compared to sahaba radhiyallahu anhum so we get some discounts also तो एक बात है दोस्तों ये यकीन को बनाना है और ये एक शैतान हमें धोखा देता है कि क्या वो सहाबा थे उनकी नमाज ऐसी थी वो ऐसे थे वली थे सहाबी थे ये हमें शैतान का धोखा है हमें रोकने के लिए एक बात समझ ले कि शहद जो है हजरत आदम अलैहिस्सलाम में मीठा था कैसा था बोलो ना मीठा था हुजूर के जमाने में मीठा था आज कैसा है गो के गुड़ का मिक्सिंग भी मिलता है हमारे इंडिया में लेकिन वो भी क्या होता है बोलो मीठा रहता है ना गुड़ मिला हुआ तो शहद मीठा था आज भी क्या है दूध उस जमाने में सफेद था आज भी कैसे है सफेद है नींबू खट्टा था आज भी कैसे है तो जब चीजों की तासीर न बदली अमल की तासीर कैसे बदल सकती है हम बदल गए हम बदले हाँ तो इस शैतान के धोखे से निकलना है हमें बहुत बड़ा दुश्मन है वो धोखा देता है हम जानते हैं कि हमारी नमाजें वैसे नहीं है लेकिन अल्लाह के वादे हक है अल्लाह के वादे क्या है हक है शैतान धोखा देता है तो इस जमाने की बात है इन वादल हकुन इस जमाने की बात है अभी चंद यानी इस दहाइयों से पहले की बात है एक सहारनपुर में वो थे फजल हाफिज फजल इलाही साहब उनका नाम था फजल उनका एक तकिया कलम था अल्लाह के फजल से मौलाना उस वक्त पंखे वगैरह लाइट नहीं थी तो हाथ के पंखे झूलते थे अल्लाह वालों को खिदमत करते थे तो वो मौलाना अब्दुल वाहिद साहब की खिदमत करते थे तो पंखा झूल रहे थे पंखा झूलते थे तो कहने लगे कि मौली जी कि जी हाफिज जी रात को अल्लाह के फजल से बड़ा गजब हो गया तकिया कलाम होता ना बेमहल भी इस्तेमाल करते हैं अल्लाह के फजल बारा क्या हो गया इस सदी की बात कर रहा हूं मैं ताकि हमें धोखा ना हो तो मौली जी ने मेरे उसी अंदाज में कहा कि हाफिज जी अल्लाह के फजल से क्या गजब हो गया तो कहा रात को 2 बजे मेरी आंख खुली कितने बजे और मैंने देखा तो 4 मोटे मोटे बंदे मस्टंडे मेरे अलमारी के ताले को क्या करें हिला रहे उस खुशफुर से मेरी आंख खुली मैंने बिस्तर पे लेटे लेटे कहा तुम कौन चोर हो कि हम चोर हैं कौन है चोर हैं तो मैंने कहा कि देखो मेरा माल उसी अलमारी में रखा हुआ है और 6 आने का उस जमाने का 6 आने का ताला उसको लगा हुआ है कितने आने का उसी अलमारी में माल है 6 आने का ताला बिस्तर पे है तुम उसको चुरा नहीं सकते तुम उसको चुरा नहीं सकते इस सदी की बात करो क्यों कि कल ही रात को मौली साहब के बयान में मैंने सुना है कि जिस माल की जकात अदा की जाती है जिस माल की वो माल अल्लाह के हिफाजत में चलता वो माल अल्लाह की हिफाजत में चला जाता और समय आ गए ये कह के मैं करोड़ बदल के सो गया ये कह के मैं करोड़ बदल के सो गया सुबह तक खटपट करते रहे चले गए अब फजल सद का उस हदीस की तरफ हम सब के लिए फिक्र की चीज है अब हम हदीस को आवे अपने बीमारों का इलाज बोलो ना किसे करो صدقے سے کرو, اپنے بلاؤں کے موجوں کا استقبال کس سے کرو؟ دعا سے کرو, اور اپنے مالوں کی حفاظت زکوٰۃ ادا کر کے کرو. دوسری حدیث کا خلاصہ ہے, کوئی مال سمندر میں خشکی میں, اللہ کے نبی حتیم میں بیٹھے تھے, تفصیل کا مقام ہے, تو وہ اللہ کے نبی نے فرمایا کہ کوئی مال خشکی میں, سمندر میں اور بحر میں اور بر میں, زمین پر, اس کے بغیر ہلاک نہیں ہوتا کہ اس کی زکوٰۃ ادا نہ کی گئی ہو. ہے وعدے کس کے ہیں؟ وعدے کس کے؟ اللہ کے ہیں. وعدے کے پہنچانے والے کون ہیں؟ جناب رسول اللہ. تو وعدے والا بھی سچا ہے, وعدے کے پہنچانے والے بھی سچے ہیں, ہم جھوٹے ہیں. ان وعد اللہ حق, اللہ کے وعدے حق ہیں. مسئلہ کیا ہے کہ وعدے اترتے ہیں, کہ اللہ وعدے اتارتے ہیں, لیکن ہماری جھولی پھٹی ہوئی ہے. جھولی کیا ہے؟ تو اترے ہوئے وعدے کیا ہو جاتے ہیں؟ بولو, ضائع ہو جاتے ہیں. تو اب اس کو سلانا ہے. فضائل کے تعلیم کے ذریعے سے یہ مقصود ہے کہ اس پھٹن کو کیا کرے؟ سلائے. فضائل اعمال کی تعلیم اسی کے لیے ہے کہ وہ جو پھٹن ہے ہمارے جھولی میں, اس کو کیا کرنا ہے؟ سلانا ہے کہ اللہ کے وعدے حق ہیں. فضائل کے تعلیم کا پہلا اسٹیج, پرائمری مرحلہ یہ ہے کہ عملوں کا شوق پیدا ہو جائے, اور فضائل کے تعلیم کا اگلا مرحلہ ہے کہ عملوں سے ہونے کا کیا آ جاوے؟ یقین آ جاوے. کرنے والی ذات کس کی ہے؟ اللہ کی, اور اللہ کے کرنے کی ضابطے اعمال محمد صلی اللہ علیہ وسلم ہے. اس لیے تعلیم کو خوب رواج دینا ہے, اس میں اپنی ذات سے بیٹھنا ہے, اپنے گھروں میں بھی اس تعلیم کا اہتمام کرنا ہے. اللہ ہم سب کو توفیق عطا فرمائے. Respected brothers, Shaitan is deceptive. Shaitan will tell us that we are not Sahaba, so their namaz was, you know, they were different, we are different. No, respected brothers, Azhar is asking, then in the time of Adam alayhi salam, honey was sweet. So in the time of Nabi sallallahu alayhi wa sallam, still sweet. In our time, honey is still sweet. You take made from sugar, a sugar lump, in previous times it was sweet, now also it is sweet. Milk was white that time, it's also white now. Lemon has a soury taste in it, was like that, is like this. Respected elders and brothers, these, just as those things were like that, are like that now, same the promises of Allah were and are like that. Allah's promises are true, the difference is we have changed. Honey, just as honey and milk and all of these things have not changed, the promises of Allah subhanahu wa ta'ala have not changed. So we have changed. Yes, of course we are weak. So shaitan will deceive us and say that, you know, you are not sahaba, you are not this, you are not that. But no, respect elders and brothers, the promises of Allah are the same. We just have to connect. We have to try to do what we're supposed to do, and Allah's promise, we'll see it. We will see it becoming apparent in front of us. Allah's promises are true. As it gives an example of these, our age, present age, in recent times, probably a few decades ago, there was a person by the name of Fazl Ilahi. And he used to always use the word Fadl, by the Fadl of Allah, this happened by the Fadl of Allah, the grace of Allah. So he used to make khidmat of a great alim. And he used to, in those times, they never had fans, so they used to use the hand fan. So he used to always, in the summer days, fan him, manually fan this alim while he was teaching and explaining the ahadith of Rasulullah sallallahu alaihi wasallam. So one day, he tells this great alim that, you know, through the grace of Allah, something very astonishing and something bad happened last night. He used the word the grace of Allah. He used to talk like that. So he says, what happened? He says, last night I was sleeping about 2 o'clock in the morning. My eyes open and there were four heavily built people in my room. So I saw them, I noticed them. So I asked them, are you thieves? Are you robbers? So they said, yes. So they were busy trying to open the lock on that cupboard, on that box where he used to keep his money. He had a little bit of money in that. They were trying, and it was a very cheap lock. 6 annas, few cents, few rands. So it's very cheap lock. And they were trying to open it. So he told them, listen, you can try what you want. Stand on your head, do whatever you want. You will never be able to open that lock. They asked him why. He said, I heard this alim last night in his talk saying that that wealth which zakat is paid off, no, that goes into the protection of Allah. It can never be stolen. And saying this, he turned on his other side and he went to sleep. He said, I slept the night through. They continued till the morning, till daybreak, till when everybody was waking up, and then they disappeared. Whole night they tried to open this lock, they could not open it. Respected Islam brothers, now let us, why is that so? Because Nabi sallallahu alaihi wasallam explains in the hadith, as we know the hadith, that Rasulullah sallallahu alaihi wasallam explains, that treat your sick by giving sadaqah. Treat your sick by giving sadaqah. And calamities, remove calamities through making dua, and protect your wealth by giving zakat. That the hadith says this, if you give your wealth, your zakat, your wealth will be protected. Nabi Sassam also explains to us, no wealth is destroyed on land or in the sea, except because its zakat is not paid. So when a person has yaqeen on this, that Allah's promises are true, inna wa'adallahi haqq, then a person will practice, he will give his zakat, he will give sadqa, he will do these things, and Allah's promises will come to him. The problem with us, respected brothers, the example is our bag is torn at the bottom. So the promise of Allah is true, but it is falling through. Why? Because it is torn. We need to stitch it. We need to fix our bags. We have to make our yaqeen strong. We have to do our amal correctly, and then Allah's promise will come. For that, we are encouraged to do the ta'aleem of fazail. When we do the ta'aleem of fazail, two major benefits. One is the desire to do amal will come in us. And the second is the yaqeen of amal will come in us. That's why every day, respected brothers, in our masjid and in our homes, we have to take out time to do the ta'aleem of fazail. We all make intention to do that, inshallah. So, ye dosto bilko shayad tarjume mein mushkil pad jaye, yani main kehta hu ki theek hai, hamari namaz waise nahi hai jaise sahaba ki thi, hamare yaqeen waisa nahi hai jaise sahaba ka tha, lekin Allah ko is baat pe pyar aata hai ki banda mujhe apna samajhta hai. Kamzoron ke sath Allah ki madad hoti hai. Hamari bhatiji thi, ye shayad samajhne mein aasani hogi, hamare ko wo pehle jo hai na fairy wale sweet laate the, sweet usko gulab chhadi kehte the, gud ki bani rehti तो उसको गुलाब छड़ी तो बच्चे खेलते थे पहले लेते थे अभी तो बहुत से आइटम निकले हैं तो पहले वही होता था तो वो गुलाब छड़ी बेचने वाला आया तो ये बच्ची माँ के पास आ गई किसके पास अगर अम्मी जुलाब करी वो तोतली जबान में क्या करी है शायद ये इसको लफ्ज़ को समझना दूसरों का मुश्किल होगा जुलाब करी यानी वो मोशन लूज मोशन हो गया तो उसका बाप डांटने लगा जुलाब कर तो जा ना बाथरूम में जा वॉशरूम में जा कौन है बाप डांट रहा है अरे माँ के यहाँ ससुराल गए थे अम्मी जुलाब करी हालांकि वो माँ कह रही थी गुलाब छड़ी तो बाप डांट रहा है जा बाथरूम में वॉशरूम में जा तो माँ उठी और कबाड़ खोला पर्स में से 2 रुपये निकाल के दे दिए काम हो गया माँ समझ गई कि कहना चाहती है तो दोस्तों हमारी नमाज तुतली सही जैसे भी सही हमारे अल्लाह 70 माओ से ज़्यादा मेहरबान है सत बेशक वो ऐसा है वो जुलाब करी कहती थी तो माँ समझ गई गुलाब छड़ी मांग रही है हमारी नमाज है जैसी सही अल्लाह को प्यार आता है बंदा मुझे अपना समझता इसलिए अपने मसाइल को मुझसे कहता वल्लाह 70 माह से ज्यादा मेहरबान हम शैतान के धोखे में ना अपने मसाइल को अल्लाह से कहे अल्लाह वही कुदरत और ताकत के साथ है और कमजोरों के साथ अल्लाह की मदद होती है हम इस सारे खोटे यकीनों से निकले शैतानी धोखे से निकले वसों से निकले दोस्तों इसकी मेहनत है रिस्पेक्टेड ब्रदर्स इंडियन आइटम जी रिस्पेक्टेड ब्रदर्स अल्लाह अंडरस्टैंड्स अस आवर वीकनेस अल्लाह ताला अंडरस्टैंड्स अस अल्लाह लव्स अस That's why Allah understands our weakness. So we have to present our weakness to Allah subhanahu wa ta'ala. As I gives an example, there is a certain type of sweet that used to be made. So it used to be called, because it's made from sugar, it used to be called gulab, from the word gul. So like that, there is another word, which is with a jim, julab. Now, the people who understand the language will understand that one refers to this type of sweet, the other refers to answering the call of nature, going to toilet. So this child saw this person selling the sweet, so he comes home, instead of using the correct word for sweet, he uses the word which meant that go to, I need to go to toilet. So the father sitting there, the father says, if you need to go, then go, there's the bathroom, there's the toilet, go, fulfill your need. Again he says, no, I want this. He says, go there, there's the bathroom. But the mother, respected brothers, because she's the mother, so she understood. He's not meaning he needs to go to the bathroom, he means he wants that sweet. So she goes to her purse, she takes out money and gives him and says, go and buy that sweet. So respected elders and brothers, in the same way, for us to understand, Allah subhanahu wa ta'ala understands us. Allah knows our weakness. Allah knows from where we have come. Allah knows how much we are drowning in sins, the environment we are living in. Allah knows all of that. And Allah has more love for us than what 70 mothers can have for their children. 70 times more than what a mother loves a child. Allah subhanahu wa ta'ala loves us. So Allah knows our weakness. Allah knows our impurities. Allah knows our sins. In spite of that, we present ourselves. We walk to Allah and Allah will come to us. Allah is waiting for us. Allah loves us. We have to turn to Allah subhanahu wa ta'ala. Aur ek aakhri baat dosto, ke bahut se yakeen ke hain wo gunjaish nahi deta, ek aakhri baat ek kahun ke ek yakeen ye banana hai, damil yakeen, ek yakeen ye banana hai ke Allah jalla shanu us ummat ko, us puri ummat ko izzat, puri ummat ko izzat huzur wale mehnat pe hi denge. Ye bhi yakeen banana hai, ye bhi Allah taala ka faisla hai ke is ummat ko izzat kis pe milegi, huzur wale mehnat pe milegi. جو قرآن کی پایت کے آیت ہے وَلِلَّهِ عِزَّتُ وَلِلْرَسُولِ وَلِلْمُؤْمِنِينَ. سادہ ترجمہ اس کا یہ ہے عزت اللہ کے لیے ہے, اللہ کے رسول کے لیے. اور علماء اور مفسرین اس کی تفسیر میں فرماتے ہیں کہ عزت اللہ کی ذات سے چلتی ہے, حضور والی محنت کے راستے سے مومنین تک پہنچتی ہے. اس کا تفسیر بتاتے ہیں, عزت اللہ کی ذات سے چلتی ہے, حضور والی محنت کے راستے سے مومن تک پہنچتی ہے. مثال سمجھ لو, مہتت القہربا جب پاور جنریٹ ہوتا ہے, پاور کیا ہوتا ہے, پاور اسٹیشن پہ پاور جنریٹ ہوتا ہے, اور یہ لائنوں کے ذریعے سے, وائروں کے ذریعے سے, سپلائی وائروں کے ذریعے سے ہمارے گھروں تک کیا ہوتا ہے, سپلائی ہوتا ہے. تو ہمارے گھر میں گیزر ہے, ہیٹر ہے, مکسر ہے, واشنگ مشین ہے, فریزر ہے, فریج ہے, فریزر ہے, اور اے سی ہے, جتنے اکوپمنٹس ہیں وہاں سپلائی ہوتا ہے, جنریٹ ہوتا ہے, اور یہاں ہمارے اکوپمنٹس میں اپنے گھروں میں سپلائی ہوتا ہے, درمیان کی لائنیں ہیں. تو وہاں پاور جنریٹ ہو جاوے, ہمارے گھر میں سارے اکوپمنٹس ہیں اور درمیان کی جو سپلائی ہے ٹوٹی ہوئی ہے, تو کیا ہوگا کہ پاور جنریٹ ہو رہا ہے, ہمارے یہاں جتنی ہیں نا چیزیں کیا ہے, خالی شکلیں ہیں. گیزر ہے پانی گرم نہیں کرے گا, ہیٹر ہے پانی گرم نہیں کرے گا, مکسر ہے مسالہ نہیں پیسے گا. کیوں؟ سپلائی نہیں ہے, سپلائی نہیں ہے. آج کس بات کی کمی ہے؟ جتنی حکومتیں آج ہے, مسلمان کی جتنی تعداد آج ہے کسی زمانے میں نہیں تھی, بڑی تعداد ہے. دشمن کو اس پہ حسد ہے. جتنی شاندار مسجدیں اس زمانے میں دیکھی آسمان کی آنکھوں نے, اللہ قسم سے پہلے نے, دیہات دیہات میں ہمارے یہاں ایک دم شاندار مسجدیں بنی ہوئی ہیں. اس پہ قسم کھا سکتے کہ کعبۃ اللہ نے جتنے حاجی اور معتمرین اس زمانے میں دیکھے کسی زمانے میں نہیں دیکھے تھے. جتنے علوم کے دریا بہ رہے ہیں کسی زمانے میں نہیں تھے. جتنا مال اس امت کے پاس آج ہے کسی زمانے میں نہیں تھا. سب کچھ ہے, لیکن اس بات پہ بھی قسم کھا, جتنی ذلت آج ہے بولو کبھی نہیں تھی. کتنی ذلت ہے, کیوں؟ سپلائی نہیں ہے. سب کچھ ہے, اکوپمنٹس ہیں, سپلائی نہیں ہے. ایک بچہ ہے چھوٹا سا, اس کے ہاتھ میں جو ہے, دو سال کے بچے کے ہاتھ میں ہیٹر دے دو, وہ توڑ کے کیا کرے گا, پٹک کے توڑ دے گا. اس کو کنیکٹ کر لو, لگاؤ پلگ میں, بکیٹ میں رکھو, آن کر لو, کسی پہلوان کو ذرا ہاتھ لگائے وہ ہیٹر کو, کیا پانی کو بھی نہیں چھونے کا, کیوں؟ کنیکٹڈ ہے. یہ امت جب تک کنیکٹڈ تھی سارا عالم مسخر تھا, कनेक्टेड थी, आज क्या है बोलो, वो मेहनत के निकलने के डिसकनेक्ट है, सब कुछ है इज्जतें नहीं हैं। वो इज्जतें क्या थी? वो इज्जत ऐसे थी कि ऐसे थी, ऐसी इज्जतें थी कि जंगल के दरिंदे इनके लिए जंगल खाली कर देते थे, शेर रहबरी करता था, समंदर रास्ता देता था, हवा पैगाम पहुंचाती थी। अर्थक्वेक आया, अर्थक्वेक, तो हजरत उमर ने हंटर मारा, क्या है, क्या मुसीबत है, रुक जा। इज्जत इतनी थी एक खत भेजा, एक खत दजला के नाम पे, इज्जत इज्जत सप्लाई थी ना, तो दजला के नाम पे खत भेजा है कि तू अगर अपनी मर्जी से चलता है, कोई जरूरत नहीं है, अल्लाह के हुक्म से तो चलता रहे, आज तक चला, कयामत तक चलता रहेगा, ऐसी इज्जतें थी। आज जिल्लतें हैं, अपनी हुकूमतों में भी बेकीमत हैं, दूसरों के कठपुतलियां बने हुए हैं, बड़ी जिल्लतें हैं दोस्तों। तो ये तयशुदा बात है, हुजूर वाली मेहनत के रास्ते से इस उम्मत को क्या मिलेगी, इज्जत मिलेगी, इसलिए उस पर आना है, उस पर लाना है, पूरी उम्मत को खुशामद करके लाना है। चार महीने का मसला नहीं है, चिल्ले का मसला नहीं है, ये पूरी जिंदगी का रोग बनाना है। चार महीने तो क्या है कि अनकॉन्शियस है, अनकॉन्शियस एक कोमा में होता है ना, तो उसको सलाइन के रास्ते से दवा दी जाती है, तो वो दवा चलने के बाद जरा आँख खोलता है, कॉन्शियस में जाता है, तो गर्दन हिलाता है, पहचाना ये वो ये है, आहिस्ता से आवाज में निकल रही है, यानी भी यानी आंखें खोली, पहचानना शुरू किया इसने। तो चार महीने काम नहीं, चार महीने तो वो फिक्र और कॉन्शियस लाने के लिए कि मैं नबी का उम्मती हूँ और मेरे जिम्मे नबी वाला काम है, काम बहुत बाकी है अभी तो। फिर टॉनिक लेगा, कुवत पकड़ेगा, फिर अपने जो है गसबशुदा ज़मीनों को ले लेगा लड़मर के, है ना, वक्त फुर्सत है, कहाँ काम अभी बाकी है, नूर तौहीद का तमाम अभी बाकी है, बहुत काम बाकी है, पूरी इंसानियत है, पूरी उम्मत है, तरस रही है, चार महीने का मसला नहीं है। तो चार महीने तक फिक्र के पैदा करने के लिए है कि मैं नबी का उम्मत हूँ, अल्लाह ने इस उम्मत की इज्जत हुजूर वाली मेहनत में रखी है, मैं उसका ज़िम्मेदार हूँ, इस फिक्र के पैदा करने के लिए ये चार महीने हैं, वरना काम तो बोलो ज़िंदगी भर करने का। नियत कर ले इंशाल्लाह और हिम्मत करके बताए, आपकी हिम्मत पे वो कभी दाद देना है कि कितना रात भर जो है जागे भी हैं, बारिश में भीगे भी हैं और नींद डिस्टर्ब भी है, लेकिन फिर भी अल्लाह ने, ये अल्लाह की मोहब्बत की अलामत है कि अल्लाह ने हमें क्या किया बोलो, बिठाया है। किसकी मोहब्बत की, किसकी बोलो, अल्लाह मोहब्बत हमसे करते इसलिए बिठाया है, और हम भी अल्लाह से मोहब्बत करते इसलिए हम बैठे हैं, दो तरफा है। अल्लाह इसको कबूल फरमावे, हमारे नजात का जरिया फरमावे, लेकिन खाली बातें नहीं होगी, कुर्बानी पे आना है, ताकि अगर फर्स्ट क्लास नहीं तो कम से कम क्या है बोलो, वो आखिर इसमें हमें नंबर लग जाए, इंशाल्लाह वहीं पहुँचेंगे। सब तैयार है इंशाल्लाह, जन्नत के लिए तैयार है इंशाल्लाह, वो हूर वाली जन्नत 25 लाख वाली तो मुफ्त में मिलेगी क्या, दुनिया के लिए कितनी मेहनत करते हैं, कितनी मशक्क़त करते हैं। नियत करें इंशाल्लाह, तर्जुमे के बाद इरादे करें इंशाल्लाह, और एक फिज़ा बनाना है, इसी के मुज़ाकरे करने, ताकि आखिरत का फिक्र, ज़िम्मेदारी का एहसास हर वक्त मुस्तहज़र रहे। अल्लाह मुझे भी तौफीक अता फरमावे। जी ब्रदर्स, आर रिक्वेस्टेड टू रिमेन टिल द एंड इंशाल्लाह, इज़ लिटिल बिट ट्रांसलेशन एंड देन इंशाल्लाह तश्कील विल टेक प्लेस टिल द एंड ऑफ द तश्कील इंशाल्लाह। रिस्पेक्टेड ब्रदर्स, दिस यकीन आल्सो वी हैव टू डेवलप दैट द रिस्पेक्ट ऑफ दिस उम्मत lies in the effort of Rasulullah sallallahu alaihi wasallam. In making the effort of Nabi sallallahu alaihi wasallam, this ummah will receive respect, will gain its respect, its honor again. Allah Ta'ala says in the Quran, وَلِلَّهِ الْعِزَّةُ وَلِرَسُولِهِ وَلِلْمُؤْمِنِينَ, that respect belongs to Allah and His Prophet and the believers. So that is a basic translation. In the tafsir of it, ulama have written that what it means, that وَلِلَّهِ الْعِزَّةُ وَلِرَسُولِهِ وَالْمُؤْمِنِينَ, that the respect is generated from Allah, comes from Allah through the medium of Muhammadur Rasulullah sallallahu alaihi wasallam and his effort to the believers. So from there to there, from Allah to the believers, the medium is Nabi sallallahu alaihi wasallam and his effort. Like electricity, respected brothers, the electricity is generated at a station, at a substation, or wherever it is, at a power station. From there, the electricity travels and is brought to our homes through the wires, through the cables. Then in our home, we can have washing machine, microwave, whatever, stove, whatever, irons, all of these things will function when that electricity that is generated there, that current runs through those cables and comes into this home, then all of these things will be functional. But if, respected brothers, the electricity is being generated at the power station, but there's a problem with the cables, then all these equipment, these appliances in our home mean nothing. The geyser will not warm or heat the water for us. Like that, all these other things, we can do nothing with it. Why? Because the electricity is not coming in. Respected elders and brothers, today in the world, how many governments, how many Muslims there are? The number of the Muslims have never been as much as is today. The amount of masjids and beautiful masjids built has never been seen in history like how it is today. As it says, in village to village, you'll get beautiful, beautiful masjids. How many people are performing Hajj and Umrah? He says, what yaqeen I can say for sure, that probably never before so many people at one time performed Hajj and Umrah. Like that, how much of wealth the believers, the Muslims possess, how much of knowledge that we have in today's times, everything there. But with conviction, our guest says that probably never in history have we been so disgraced as we are today. Respected elders and brothers, a child, you give him an element that heats water, give it to him, he'll play with it, he'll break it. But if you plug it in, then it will warm the water and it will do so many things for us. Respected elders and brothers, the point is that we have to be connected. We are connected to Allah subhanahu wa ta'ala through Nabi sallallahu alayhi wa sallam, through the effort of Rasulullah sallallahu alayhi wa sallam. Then Allah will give us that respect again that the previous people had. That they went to a jungle and they made one announcement that, oh animals, move away from here. And within a short period of time, all animals leave the jungle. Respected brothers, then the time was there when a lion guided a Sahabi to his destination. Lion guiding a Sahabi. What? How Allah made entire humanity and creation subservient to them. Allah gave such respect. Umar radiallahu anhu writes one letter. He writes a letter to a river, River Nile. He writes a letter to it and he says that if you are flowing through the permission of Allah, then start flowing. Otherwise, we don't need you. The letter is thrown into the river and the river starts flowing. Respected elders and brothers, such respect. Where that came from? When the effort of Nabi Sallallahu Alaihi Wasallam was made, when they remained connected to Allah subhanahu wa ta'ala. Today, what has become of us? What has become of the ummah? We become a matter of play in the hands of others. Respected brothers, it's not a matter of 4 months only. 4 months is only to create that consciousness in us. Like Hazrat gives an example, a person is unconscious. Now, if medication doesn't work, then other means are adopted just to wake him up, to make him conscious, and then they see, can you understand anything now? So 4 months going out for the first time is to make us realize we are ummatis of Rasulullah sallallahu alaihi wasallam. We have a responsibility. We have something to do to change the direction of life. Otherwise, it is not a matter of 4 months. There is a masla, the matter is of the ummat. What is happening to the ummat? What are the conditions throughout the world? Respected elders and brothers, there are people who are waiting for us to come. Therefore, it is not a matter of 4 months and 40 days. For that reason, respected brothers, we have to stand up and give our names. And we have to get ready from inside and then express it and then make an effort to go in the path of Allah subhanahu wa ta'ala. Respect elders and brothers, as it says, it's Allah's love that He has kept us here. Last night, brothers got wet. Brothers did not sleep. In spite of that, Allah made us sit here. Allah making us sit here. It shows that Allah loves us. And we sitting here shows that we love Allah subhanahu wa ta'ala. Now, respected brothers, for the pleasure of Allah subhanahu wa ta'ala, let us stand up and give our names. Four months, inshallah, cash in the path of Allah subhanahu wa ta'ala. 4 months IPB, inshallah, and 4 months pedal. Let us stand up and give our names. Tashkil brothers can also stand up and read the names.